अब बेरोजुलाई तपाईँ हामी सिम्पल बुझौँ, यो लेखा परीक्षणको उत्पादन हो। किन उत्पादन भनियो भन्नुहुन्छ भने, बेरुजु भन्ने जुन शब्द छ, अलिक इरेगुलारिटिज भन्ने जुन शब्द छ, यो भनेको लेखा परीक्षकले लेखा परीक्षण गरिसकेपछि आफ्नो प्रतिवेदनमा उल्लेख गरेको विषय बेरुजु भएको हुनाले लेखा परीक्षकको उत्पादन हो भन्ने भनेको। लेखा परीक्षकले लेखा परीक्षण गर्ने क्रममा जुन कुराहरू उसले देख्छ त्यो कुरा जुन आफ्नो रिपोर्टमा औलाउँछ त्यसलाई हामी बेरुजु भन्छौँ। अर्थात् रुजु नभएको भनौँ न, भेरिफाई नभएको, भेरिफिकेसन नभएको। केमा भेरिफिकेसन भन्दा, हिजो हामी लेखा परीक्षण के भनेको थियौँ भने, अधिकार प्राप्त अधिकारीले प्रचलित ऐन कानुन नीति नियमको रित नपुर्याई कारोबार गरेको भन्थ्यो। हो, त्यो रित नपुर्याई कारोबार गरेको छैन भने चाहिँ त्यसलाई हामी के भन्छौँ, बेरुजु भन्छौँ, जुन रिपोर्टमा औलाइन्छ। अब कानुनी भाषा के छ त कानुनमा भन्दा, अहिले नयाँ कानुन आर्थिकालिक तथा वित्तीय उत्तरदायित्व ऐन 76 अनुसार, त्यो पुरानोमा पनि यही नै थियो। यसले के भन्छ त बेरुजुले भन्दा, प्रचलित कानुन बमोजिम पुर्याउनु पर्ने रित नपुर्याई कारोबार गरेको भन्ने, रित भनेको प्रोसेस है त, भनेको जुन कानुनले जुन जुन प्रक्रिया पुऱ्याएर कारोबार गर्नु भनेको थियो त्यो प्रक्रिया हामी पुऱ्याएनौँ। राख्नुपर्ने लेखा नराखेको होइन, लेखा भनेको कारोबार भएको ब्योरा देखिने गरी राखिने अभिलेख। उदाहरणको लागि, कुनै स्थानीय तहले राजस्व सङ्कलन गरेको छ तर रसिद काटेको छैन, गोसरा भोजर बनाएको छ तर गोसरा भोजरसँग सपोर्टिङ डकुमेन्टहरू छैनन्, भनेको राख्नुपर्ने लेखा नराखेको हो। तथा अनियमित वा बेमनासी तरिकाले आर्थिक कारोबार गरेको भने लेखा परीक्षण गर्दा औँलाएको ठहराएको कारोबार हो भनेको के रहेछ त बेरुजु भनेको त भन्दा, शब्दै के छ, बेरुजु भनेको कानुन बनाउनु पुर्याउनु पर्ने प्रक्रिया पुर्याइएन, लेखा राखिएन, अनियमित वा बेमनासी भनेको कानुनी नियमभन्दा बाहिर गएर हामी गयो, बेमनासी भनेको हेर्दा औचित्य पुरा नदेखिएको ती खर्चहरूलाई चाहिँ हामी के भन्छौँ, बेरुजु भन्छौँ, जुन अब लेखा परीक्षण गर्दा रिपोर्टहरूमा औलाइन्छ त्यसलाई हामी बेरुजु भन्छौँ। बेरुजु के हो भने, हामी हेरिसकेपछि यहाँ बेरुजुको त्यहाँ वर्गीकरण पनि जाँचमा पुरानो आइरहेको देखेको हुनाले यसमा मैले एउटा फर्मेट राखेको छु, पछि यो हामी वर्गीकरण बुझ्नको लागि सपोर्ट हुन्छ फर्मेटले। यो महालेखा परीक्षकले सुरुमा अडिट गरिसकेपछि कुनै पनि निकायलाई, सार्वजनिक निकायलाई यो फर्मेटमा प्रारम्भिक बेरुजु भनिदिन्छ, प्रारम्भिक प्रतिवेदन भन्छ। यसमा दुई प्रकृतिको छ, हेर्नु त्यहाँ रकममा हजुरले एक ठाउँ 30,600 देख्नुहुन्छ रकम भन्ने कोलममा, अर्को चाहिँ यतापट्टि चाहिँ दुई नम्बरमा चाहिँ रकम छैन, कोल जुन रकम कोलममा चाहिँ छैन तर भाषामा चाहिँ देख्नुहुन्छ। यसलाई भन्न खोजेको के हो भने, त्यो यदि प्रारम्भिक रिपोर्टमा रकम उल्लेख भएर दिइयो भने त्यसलाई लगती बेरुजु भन्छ, रेकर्डेड बेरुजु भन्न खोजेको, लगती बेरुजु भन्छ त्यसलाई, लगत भएको, लगत कसिएको। जहिले अहिले हाम्रो जस्तै महालेखा परीक्षकको बेरुजु कति 1 अरब यति करोड हजुर भन्नुहुन्छ, यिनै यस्तै 30,600 जस्तो एमाउन्ट जोडेर त्यो पुग्छ। अर्को सैद्धान्तिक बेरुजु भनेको, त्यो इन्टरनल कन्ट्रोललाई व्यवस्थित गर्नुको लागि यस्ता सैद्धान्तिक खालका बेरुजु पनि औलाइन्छ। यहाँनिर हेर्नु भने पहिलो केसमा के छ भन्नुहुन्छ भने, त्यो नपाउने भत्ता लिएको केस हो, नपाउने भत्ता लिएको केस फिर्ता हुनुपर्छ। तर तल्लो केसमा पाउने भत्ता नै हो पोसाक भत्ता, तर महिना मात्रै फरक परेको। निजामती कर्मचारीलाई नियमअनुसार चैत महिनामा पोसाक खर्च दिनुपर्छ, तर यो अफिसले के गरेको थियो त भन्दा, असोजमै दसैँ खर्च सहित पोसाक भत्ता दिएको थियो। तर यसमा पनि हो, यो कुन समयसम्म सैद्धान्तिक हुन्छ त भन्दा, त्यहाँ कुनै कर्मचारी सरुवा भएर गएको छैन, अवकाश भएको छैन भने यो सैद्धान्तिक हुन्छ। मानिलियो यो जुन असोजमा चाहिँ खर्च लेखियो, कार्तिकमा कुनै कर्मचारी रिटायरमेन्ट भयो भने उसले नपाउने पोसाक भत्ता पाएको ठहरिन्छ, किनकि चैतसम्म काम गरेको हुनुपर्छ पोसाक भत्ता पाउनुको लागि। त्यो यहाँ सैद्धान्तिक बेरुजु, किनकि यो केसमा, यो कार्यालयमा कर्मचारी सरुवा पनि भएको छैन, कर्मचारी अवकाश पनि नभएको हुनाले यो सैद्धान्तिक काम गर्यो, अर्को वर्षदेखि सुधार हुन्छ, गरि पनि सकिएको छ यो अफिसमा। यसरी हामीले यो बेरुजुले यहाँ उल्लेख गर्नु कारण के थियो भने, बेरुजुको प्रकार हामीले बुझ्नको लागि, एउटा लगती बेरुजु भन्यो भने त अर्को सैद्धान्तिक बेरुजु। लगती भनेको रकमै उल्लेख भयो, यति रकम असुल गर्ने, यतिको प्रमाण पेस गर्ने, अहिले हामी यसपछि वर्गीकरण आउँछले अलिक के हुन्छ, अहिले यहाँ लगती र सैद्धान्तिक मात्रै फोकस गरौँ। लगती भन्ने रेकर्डेड भने के हो भने, कति रकम त्यहाँनिर एरर देखियो त भन्ने कुरा यसमा देखिन्छ। सैद्धान्तिक गोलिजमा के भने हाम्रा कानुन ऐन कानुन नीति नियमका कमजोरीहरू जुन समावेश भएको बेरोज हो मानिलियो, आर्थिक कार्यविधि नियमावली जुन हामीसँग 64 छ त्यसले हरेक वर्ष दिन्छी निरीक्षण गर्नुपर्छ भन्ने कानुनमा भनिएको छ, तर कार्यालयले दिन्छी निरीक्षण गरेन भने त्यो अवस्थामा दिन्छी निरीक्षण नगरेको भन्ने आउँदैन छ, त्यसलाई हामी के भन्छौँ सैद्धान्तिक बेरुजु भन्छौँ। भनेको त्यो सुधार गर्नुपर्ने पार्टमा इन्टरनल कन्ट्रोल सिस्टम व्यवस्थित गर्नको लागि यो चाहिँ लेख्ने गरिन्छ अडिट रिपोर्टमा, लगत्तै सैद्धान्तिक दुवै लेखिन्छ। अब यहाँनिर यो एकपल्ट बेरुजुको प्रकार हेर्नु त सैद्धान्तिक बेरुजु र लगत्ती बेरुजु भनिन्छ, अब यसलाई स्क्रिनसट गर्नुभए पनि हुन्छ। सैद्धान्तिक बेरुजु र लगत्ती बेरुजु भनिन्छ, यहाँनिर सैद्धान्तिक बेरुजु भनेको मैले अघि भनिसकेँ यो यसको अब पार्टिसन नहुने भने लगत्ती बेरुजुमा कति लगत्ती भनेको रेकर्डेड बेरुजु कति प्रकारको हुँदो रहेछ भन्दा तिन प्रकारको, एउटा असुल गर्नुपर्ने, अर्को नियमित गर्नुपर्ने, अर्को पेस्की बाँकी। हेर्नु त यो बेरुजुमा के हुन्छ, एउटा असुल गर्नुपर्ने भनेको लिनुपर्ने भन्दा बढी रकम दिएको, दिनुपर्ने भन्दा बढी रकम दिएको। जस्तो राजस्व असुल गर्ने क्रममा कम राजस्व असुल गर्यो, खर्च लेखाङ्कन गर्ने क्रममा यो लेख्नुपर्ने भन्दा बढी खर्च लेख्यो, त्यस्तो खालको के भयो असुल गर्नुपर्ने भन्ने हो। भनेको कसैले कर काटेर भुक्तानी गर्नुपर्ने थियो, कर नकाटी भुक्तानी गरेर असुल गर्नुपर्ने हो, ठ्याक्कै एमाउन्ट सञ्चित कोषमै आउनेलाई के भन्छौँ त हामी असुल गर्नुपर्ने बेरुजु भन्छौँ। असुल गर्नुपर्ने बेरुजुमा हामी कसरी बुझ्नु पर्यो भन्दा हामीले उठाउनु पर्ने आम्दानी कम उठायौँ, भुक्तानी गर्नुपर्ने रकमभन्दा बढी भुक्तानी गर्यो भने त्यो असुल गर्नुपर्ने हुन्छ, जुन कानुन विपरीत हामी गर्यो भने हामी के भन्छौँ असुल गर्नुपर्ने भन्छौँ। यो पनि वर्षेनी महालेखा परिषदले लेखेको छ, कति छ अहिले पछाडि हेर्यो भने त्यो असुल गर्नुपर्ने बेला चाहिँ सञ्चित कोषमै फिर्ता आउँछ। अब अर्को चाहिँ नियमित गर्नुपर्ने, नियमित गर्नुपर्ने भने कस्तो हुन्छ भने त्यो कतिपय आर्थिक कारोबार गर्ने क्रममा कतिपय कुराहरू एज अ म्यानेजर जजमेन्टल राइट्स पनि दिएको हुन्छ, कार्यालय प्रमुख लेखा प्रमुख लेखा उत्तरदायी अधिकृतहरूलाई चाहिँ अधिकार पनि दिएको हुन्छ र त्यो अधिकार अनुसार उनीहरूले गर्न पनि पाउँछन्। जस्तै यो अनियमित नियमित गर्नुपर्नेमा क्याटेगोरीको छ भने अनियमित भएको, अनियमित भएको प्रमाण पेश नभएको, जिम्मेवारी नसारेको, शोधभरना नलिएको। अब यसको थोरै म क्लियर गर्छु, जस्तै अनियमित भएको भने कस्तो भनिन्छ भने बेसिकल्ली प्रचलित कानुनले पुर्याउनु पर्ने रित नपुर्याइ कारोबार गर्यो भने त्यो अनियमित भएको भन्ने बेरोजु भयो। उदाहरणको लागि यहाँले खरिद सम्बन्धी व्यवस्था अध्ययन गर्नुभएको छ, 20 लाखभन्दा माथिको माल सामानहरू बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्छ, कुनै सार्वजनिक निकायले 30 लाखको सामान सोझै खरिद गर्यो बोलपत्र गरेन भने त्यस्तो खालको बेरोजु कस्तो खालको बेरोजु हो त भन्दा त्यो अनियमित बेरोजु हो। भनेको प्रचलित प्रिभेलिङ लको उल्लङ्घन गरिदियो, उल्लङ्घन गरेर कारोबार गर्यो। तर यहाँनिर तपाईँ हामीले बुझ्नुपर्ने कुरा के हो भने उसले खाए मासुको चाहिँ होइन है, फेरि सामान किनेकै हो, सामान चाहिँ आएकै हो, तर कानुनी प्रक्रिया नपुगेको भएको हुनाले हामी के भन्यो अनियमित भएको भने हो। अर्को प्रमाण पेश नभएको भन्ने नियमित गर्नुपर्नेमा हुन्छ, प्रमाण पेश नभएको भने कस्तो हुन्छ भन्छ नि, यो चाहिँ तपाईँ लेखा राख्ने क्रममा लेखाङ्कन गर्ने क्रममा सबै प्रमाण सम्मिलन गरेर मात्रै खर्च लेख्नुपर्छ र आम्दानी लिँदा पनि हजुरले हरेक आम्दानीसँगै त्यो आम्दानीको प्रमाण पनि हुनुपर्छ भन्छ। त कतिपय अवस्थामा आर्थिक वर्षमा के हुन्छ त भन्नुहुन्छ भने हामीसँग प्रमाण नभए पनि हामी खर्च लेखिदिन्छौँ, विभिन्न कारणहरू हुन्छन् त्यसमा, विभिन्न फ्याक्टर हुन्छ, प्रमाण आइसकेको हुन्न तर हामी खर्च लेख्छौँ। त्यो त्यसलाई भन्छ प्रमाण पेश नभएको, यसलाई हामी के भन्छौँ अनियमित गर्नुपर्नेमा राख्छौँ। अर्को जिम्मेवारी नसारेको, अब लेखा पढेको साथीले क्युमुलेटिभ ब्यालेन्स भन्दा बुझिहाल्नुहुन्छ, जिम्मेवारी नसारेको भन्दा कस्तो भन्छ भने हाम्रो उदाहरणको लागि सुरु हुन्छ, शामदेखि सुरु गरेर असारमा सकिन्छ। असारमा सकिने क्रममा हामीसँग बाँकी भयो भने त्यसलाई के भन्छौँ त हामी अन्तिम मोजदार भन्छौँ। त्यही अन्तिम मोजदारलाई हामी साउनमा जाँदाखेरि सार्छौँ, त्यसलाई जिम्मेवारी सारेको भन्छौँ, सुरु मोजदार भन्छौँ। हो त्यसमा पनि फरक हुन्छ, कहीँ जिम्मेवारी नै नसारेको पनि धेरै उदाहरणहरू छन्। यहाँले तिन महिना अगाडि पनि एउटा केस आइरहेको थियो, अदालतको केस थियो, पक्कै यहाँले सुन्नु पनि भयो होला, पत्र पत्रिकामा आएको थियो, मुद्दा नै परेको छ केसमा। जिम्मेवारी नसारेको केस हुन्छ, त्यसलाई हामी अनियमित यो नियमित गर्नुपर्ने भनेर राख्छौँ। जिम्मेवारी थियो तर त्यो चाहिँ अघि अर्को वर्ष चाहिँ सारिएन, स्थानीय तहमा यस्तो खालको बिहेहरू चाहिँ अलिक बढी हुन्छ। त्यसै गरी अर्को चाहिँ शोध भर्ना नलिएको, रिम्बर्समेन्ट भने कस्तो भन्छ भने, शोध भर्ना भनेको यहाँले बुझ्नुपर्ने कुरा, खर्च गर्दै गयो, खर्च गरेको रकम हामीले माग गर्नु पर्थ्यो। जस्तै विशेष गरेर वैदेशिक सहायतामा यस्तो शोध भर्ना प्राप्त गर्ने रिम्बर्समेन्ट दिने भन्ने हुन्छ। जस्तै नेपाल सरकारको स्रोतबाट खर्च गर्दै गइन्छ, खर्च गरिसकेपछि त्यो खर्च गरेको डकुमेन्टहरू दातासँग पठाएपछि उसले चाहिँ त्यो खर्च भएको रकम नेपाल सरकारलाई दिन्छ, त्यहाँ हामी शोध भर्ना भन्छौँ। हो यस्तो शोध भर्ना नलिएका अरबौँ रकम नेपालमा छन्, त्यसलाई हामी नियमित गर्नुपर्ने बेरोजगार भर्ना उठाएका भन्छौँ। यो भनेको कस्तो भन्छ भने, जस्तै एसियाली विकास ब्याङ्क, विश्व ब्याङ्क, नुराड, यिनीहरूले चाहिँ के गर्छन् त भन्दा, नेपाल सरकारले खर्च गरेको बेसमा त्यहाँबाट कोषहरू पठाउँछन्, पैसाहरू पठाउँछन्। हो हामीले खर्च गर्छौँ तर त्यहाँ माग नगरिदिएको कारण रकमहरू आइरहेको हुँदैन, त्यसलाई भन्छ शोध भन्दा नलिएको भन्ने खालको हुन्छ। र नियमित गर्नुपर्नेमा हामीले भन्यो चार प्रकृतिको बिर्जु, एउटा अनियमित भएको, प्रमाण पेश नभएको, जिम्मेवारी नसारेको अथवा क्युमुलेटिभ ब्यालेन्स अगाडि नल्याएको, शोध भन्दा नलिएको भनेको रिम्बर्समेन्ट नभएको भन्ने हो। अर्को पेस कि एडभान्स, अब कुनै काम गर्नु अगाडि हामी पेस कि दिन्छौँ। महालेखा परीक्षकको रिपोर्टमा अहिलेसम्म के छ भने पेस्कीलाई बेरोजु भनेर आउनुहुन्छ। पेस्कीलाई पनि यहाँ हेर्नु भने चारवटा क्याटेगोरीमा हजुरले पाउनुहुन्छ। कर्मचारी पेस्की भनेको विभिन्न तहका कर्मचारीले पेस्की दिएको हुनसक्छ। अर्को मोबिलाइजेसन पेस्की भनेको यो विशेष गरेर निर्माण काममा हुनुहुन्छ, कुनै निर्माण कार्यहरूमा त्यो टिम मोबिलाइज गर्नको लागि एडभान्स दिनुपर्ने हुन्छ। यहाँले खरिद कानुनमा पढ्नु भएको छ भने फुल सम्झौता रकमको 20% दिन सकिन्छ, 20% दिन सकिन्छ, र काम गर्दै जाँदा त्यो पेस्की क्लियर हुँदै जान्छ। अर्को प्रतिपत्र पेस्की भनिन्छ, यो लेटर अफ क्रेडिट भन्छ यसलाई इङ्ग्लिसमा, प्रतिपत्र, लेटर अफ क्रेडिट। त्यो भनेको कस्तो भन्छ भने, हामीले विदेशबाट सामान झिकाउनु पऱ्यो भने विदेशबाट सामान झिकाउनको लागि हामीले विभिन्न पार्टीसँग सम्झौता गर्छौँ। सम्झौता गर्ने क्रममा हामीले तत्काल पैसा दिएनौँ, उसले हामीलाई सामान सप्लाई गर्दैन, अनि यो अवस्थामा उसले पनि हामीले सामान सप्लाई नगर्छौँ, हामी पैसा दिन खोज्दैनौँ भनेको, हाम्रो अफिसमा सामान नआउन्जेल हामीले पैसा भुक्तानी गर्न खोज्दैनौँ। अब विदेशको उत्पादकले के गर्ने भयो त भन्दा, जबसम्म पैसा आउँदैन तबसम्म उसले वस्तु सिपमेन्ट गर्न खोज्दैन अथवा पठाउनु खोज्दैन। हो यो समस्या समाधान गर्नुको लागि के गरिन्छ त भन्दा, लेटर अफ क्रेडिट भनेर खोलिन्छ। त्यो भनेको नेपालको ब्याङ्क र हामीले आयात गर्नुपर्ने अथवा जहाँबाट हामी सामान झिकाउँदैछौँ त्यहाँको ब्याङ्क, दुईवटा ब्याङ्क मिलेर खरिद सामग्री जुन एउटा प्रतिपत्र जारी गरिन्छ, हो त्यसको लागि हामीले पेस्की दिनुपर्ने हुन्छ, त्यसलाई भन्छ प्रतिपत्र पेस्की भन्छ। अर्को संस्थागत पेस्की भन्ने छ, संस्थागत भनेको कस्तो भन्छ भने, यो भनेको कुनै उपभोक्ता समितिलाई पेस्की दिनुभयो, कुनै हजुरको त्यहाँ संस्थाहरू विभिन्न खालका त्यहाँ एनजिओ आइएनजिओलाई सरकारी कामको सन्दर्भ पेस्की दिएको हुन्छ, या पदाधिकारी पेस्की भन्ने पनि हुन्छ। पदाधिकारी पेस्की संस्थागत पेस्की अन्तर्गतै राख्न सकिन्छ, जस्तै गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका प्रमुख, नगर प्रमुखहरूलाई पनि दिन सकिन्छ पेस्की। भनेको पेस्की कसलाई दियो भन्ने बेसमा वर्गीकरण गरे हो, कर्मचारी पेस्की, मोबिलाइजेसन पेस्की, प्रतिपत्र पेस्की र संस्थागत पेस्की भन्ने चाहिँ। भनेको यहाँले पहिला बुझ्नुपर्ने के रहेछ त बेरोजगारको प्रकार, टाइप्स अफ इयर भन्दाखेरि सैद्धान्तिक र लगती रहेछ। लगती अन्तर्गत के रहेछ त भन्दा असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने पेस्की बाँकी रहेछ, असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने पेस्की बाँकी रहेछ। नियमित गर्नुपर्नेमा के रहेछन् त भन्दा अनियमित भएको, प्रमाण पेस नभएको, शोध भर्ना के जिम्मेवारी नसारेको र शोध भर्ना नलिएको रहेछ भने पेस्कीमा कर्मचारी पेस्की, भूमि लाइसेन्स पेस्की, पतित पत्र पेस्की, संस्थागत पेस्की र पदाधिकारी पेस्की भन्नु पनि सक्नुहुन्छ, पदाधिकारी पेस्की भन्नु पनि सकिन्छ। अनि यसरी हामीले विभिन्न क्याटेगोरीमा महालेखा परीक्षकले विभिन्न संस्थाको लेखा परीक्षण गरेर आफ्नो प्रतिवेदनमा यो खालको बेरोजहरू अगाउने गर्दछ। हुन त यो बेरोजहरू हजुरको यो आन्तरिक लेखा परीक्षकले पनि यही मोडेलमा औँलाएको हुन्छ, तर हामीले चाहिँ आर्थिक कार्यविधि ऐनहरूमा चाहिँ महालेखा परीक्षकले नै औँलाउने भनेको छ। आर्थिक कार्यविधि ऐनमा हजुरले हेर्नु भने तिनवटा मात्रै भन्छ त्यहाँ, त्यही आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा हेर्नु भने ठ्याक्कै असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने, पेस्की बाँकी, जस्ट तिनवटा मात्रै भनेको हुन्छ त्यहाँ। र महालेखा परीक्षकले औँलाउँदा चाहिँ यो किसिमले चाहिँ आफ्नो रिपोर्टमा औँलाएको हुन्छ। यसपछि हामी यो अघि मैले कुरा गरिसकेका छु यसमा, अब बेरोजगारको अवस्था के छ त? अब यहाँलाई म यहाँ ठ्याक्कै चाहिने मात्रै डाटा राखिदिएको छु, अब हजुरको जाँच पनि नजिक नजिक आएको छ। अब यसमा के हो भने यो महालेखा परीक्षकको रिपोर्टमा एउटा सारांश प्रतिवेदन भन्ने छ, वेबसाइटमा यहाँले डाउनलोड गरेर हेर्न सक्नुहुन्छ। प्रतिवेदनमा गएर सारांश भनेर पछिल्लो हेऱ्यो हुन्छ, तपाईँ सर्टकटमा हुन्छ त्यो, त्यति धेरै डिटेल हुँदैन। त्यसो कमसे कम लास्टतिर एकपल्ट अध्ययन गर्नुभयो भने आर्थिक प्रशासन, यो लेखा परीक्षण, लेखा पालनमा चाहिँ यहाँलाई त्यहाँ राम्रो कुराहरू छ। यहाँ मैले यहाँलाई ठ्याक्कै चाहिने डाटा मात्रै यहाँ राखिरहेको छु। जस्तै तपाईँले ओभरअल बेरोजगारको कुरा, अवस्थाको कुरा गऱ्यो भने जुन गत वर्ष प्रतिवेदन 75 जुन थियो, 56 प्रतिवेदन भन्छौँ, त्यहाँ कारबाही टुङ्गो लगाउने र बाँकी रकम चाहिँ 6,83,66 करोड थियो। यो एक वर्षको होइन, त्यसरी लिनु भएन, विगतदेखि अहिलेसम्मको भनेको गत सालसम्म 6,83,66 करोड थियो। अहिले चाहिँ केही सुधार भएर 57 प्रतिवेदनमा आउँदा टुङ्गो लगाउने बाँकी रकम घटेको छ, विभिन्न खालका सुधारहरूले गर्दाखेरि चाहिँ यो घटेको देखिन्छ। भने 57 प्रतिवेदनमा आइपुग्दा 6,64,44 करोड कायम भएको छ। भनेको अहिले सरकारको बेरोजु विगतदेखि अहिलेसम्मको कति रहेछ त, 6,64,44 करोड बेरोजु चाहिँ टुङ्गो लगाउन बाँकी रहेछ। भने अहिलेको प्रतिवेदन जुन 77 भनौँ, 57 प्रतिवेदन भयो, यसमा के छ त भन्दा सरकारी निकाय, सङ्गठित संस्था, स्थानीय निकाय तह, जिल्ला सम्बन्धित समिति समेतको 51,71,64 करोडको लेखा परीक्षण महालेखा परीक्षकले यो वर्ष गरेको देखिन्छ। भनेको 51,71,64 करोड लेखा परीक्षण भएको छ। भनेको सङ्घीय निकायतर्फ .05% 17,56,56 करोडको हामी अडिट गर्दाखेरि बेरुजु चाहिँ 71,06 करोड अर्थात् 4.05% भनेको हामीले 100 रुपियाँ अडिट गर्दा त्यसमा 4 रुपियाँ, यो यहाँले यसरी डाटा युज गर्नु होला, यो डिटेल भन्दा पनि सङ्घीय निकायमा टोटल बेरोजु कति रहेछ लेखा परीक्षण अङ्कको 4.05%, सङ्घीय निकाय 4.05% बेरोजु रहेछ। अनि अब प्रदेशतर्फ 998 कार्यालयको अडिट गरेर छौँ, 1,89,25 करोडको अडिट गर्दा 8,20 करोड 4.33% बेरोजु देखियो। भनेको सङ्घको तुलनामा प्रदेशमा केही बढी देखियो नि त, लेखा परीक्षणमा बेरोजु केही बढी देखियो। भनेको सङ्घीय कार्यले लेखा परीक्षण गर्दा यो वर्ष प्रतिवेदन 77 देखाए अनुसार 75-76 लेखा परीक्षणमा 4.05% बेरोजु देखिन्छ भने प्रदेश कार्यालयतर्फ लेखा परीक्षण अङ्कको तुलनामा 2.4.33% देखिएको छ। यो यो डाटा ख्याल गर्नुहोला। त्यस्तै स्थानीय तह प्रायः हरेक वर्ष 747 नै भएर समय हुने के हो, 6 वर्ष 6 वटाको भइरहेको छैन। 753 स्थानीय तहमध्ये 747 को चाहिँ अडिट भयो, बाँकी 6 को बाँकी छ। यसमा चाहिँ 7 खर्ब 40 अर्ब 65 करोड चाहिँ अडिट भएछ। यसमा 38 अर्ब 13 करोड भेर जो आयो भनेको 5.15% केही बढी स्थानीय तहमा देखिन्छ। भनेको हजुर, यसमा स्थानीय तहको हामी अडिट गर्ने क्रममा टोटल 753 मध्ये 747 गऱ्यौँ, 7 खर्ब 40 अर्ब 65 करोड एमाउन्टको अडिट भयो। यसमा 5.15% पेजो काम भयो। अर्को सार्वजनिक संस्था र अन्य समितिको 24 खर्ब 98 अर्ब 87 करोडको लेखा परीक्षण सम्पन्न भएको छ। अब यहाँ तपाईँलाई अनि यहाँ एमाउन्ट त देखिएन भन्ने लाग्ला। त्यो बेरोजुक एमाउन्ट सार्वजनिक संस्थामा देखाउने, त्यसलाई फर्सुट गर्ने गरिरहनु पर्दैन, त्यहाँ छुट्टै खालको लेखा प्रणाली छ। त्यो सार्वजनिक संस्थानहरूको चाहिँ यहाँ बेरोजु यति एमाउन्ट भने नदेखिएको। त्यसै गरेर सोको अतिरिक्त 32 सङ्गठित संस्थाको लेखा परीक्षणलाई परामर्श उपलब्ध गराए बमोजिम 7 खर्ब 47 अर्ब 80 करोडको लेखा परीक्षण सम्पन्न भएको छ। भनेको हामीले अहिले सार्वजनिक संस्थाको लेखा परीक्षण सम्बन्धी व्यवस्था पनि हामीले छुट्टै पढ्नुपर्ने छ। त्यहाँ के भन्छ भने, नेपाल सरकारको पूर्ण स्वामित्व भएको सार्वजनिक संस्थाको लेखा परीक्षण महालेखा परीक्षकबाट गर्ने भन्ने व्यवस्था भएकोले 24 खर्ब 98 अर्ब 87 करोडको लेखा परीक्षण सम्पन्न भने देखिनुभयो माथि। तल के आयो त भन्दा, परामर्श उपलब्ध गराउने भनेको नेपाल सरकारको अधिकांश स्वामित्व भएको सार्वजनिक संस्थानको लेखा परीक्षण महालेखा परीक्षकले नगर्ने। नेपालको संविधान अनुसार के छ भन्दा, 50% भन्दा बढी जायदादमा नेपाल सरकारको स्वामित्व भएको संस्थाको लेखा परीक्षण गर्दा महालेखा परीक्षकको परामर्श लिनुपर्ने भनेर परामर्श दिएको के छ। अनि यसरी हामीले बेरोजुको अवस्था हेर्यो, सङ्घ प्रदेश र स्थानीय तह। जस्तै म फेरि रिपिट गरेँ, सङ्घीय कार्यालयतर्फ 4.05% बेरोजु, प्रदेश कार्यालयतर्फ 4.33% बेरोजु आएको रहेछ। भने स्थानीय तहतर्फ लेखा परीक्षण अङ्कको तुलनामा 5.15% बेरोजु आएको देखिन्छ। अब यहाँ एउटा चार चाहिँ हेर्नुहोस्, यो अलिकति तुलना कतै सपोर्ट हुन्छ कि यहाँलाई यो पनि डाटा चाहिने जस्तो लाग्छ मलाई। जस्तो 3 वर्षको हामी बेरोजु हेऱ्यौँ भने कर्मश सङ्घीय सुरुको चाहिँ सङ्घीय हो हजुरको, सङ्घीयमा घट्दै गएको देखिन्छ। 5.41, 5.29, 4.05 छ। भनेको सङ्घीय निकायतर्फ विगत 3 वर्षको 55, 56, 57 रिपोर्ट हामी हेऱ्यौँ भने बेरोजु घटेको देखिन्छ। जुन अब गत साल भन्दै हामीले हेऱ्यौँ भने 5.29% थियो गत साल सङ्घीय कार्यालयको, अहिले त्यो घटेर 4.05% आएको छ। त्यस्तै प्रदेश सरकार कार्यालय र स्थानीय तहतर्फ लेखा परीक्षणको अङ्कको तुलनामा गत वर्षको के छ भने, प्रदेशमा टोटल लेखा परीक्षण अङ्कको 7.25 थियो, अहिले त्यो घटेर 4.533 भयो। स्थानीय तहतर्फ चाहिँ बढेको देखिन्छ। स्थानीय तहमा गत वर्षको रिपोर्टले 4.22% देखाएको थियो भने अहिले चाहिँ 5.15% बेरोजगार आएको छ। यसले के देखाउँछ त भन्दा, सङ्घीय निकायतर्फ प्रदेश कार्यालयतर्फ बेरोजु घटिरहेको देखिएको छ भने स्थानीय तहतर्फ केही बेरोजुहरू बढिरहेको देखिन्छ। त्यस्तै यो चार्ट पनि यहाँलाई विश्लेषण गर्न सपोर्टिभ हुने जस्तो छ। यसमा केही छैन, यसमा हजुरको जस्तो वर्गीकरण हामी पढ्यौँ नि, वर्गीकरणमा हजुरको तिनवटा मात्रै ख्याल गर्नु होला। हुन त चाहिँ सबै लिनुभयो पनि हुन्छ, तर तिनवटा कुरा ख्याल गर्नलाई कतै विश्लेषण गर्ने काम लाग्छ यहाँलाई। महालेखा परीक्षकले लेखा परीक्षण गरेको टोटल बेरोजुमा असुल गर्नुपर्ने बेरोजु चाहिँ 18.29% रहेछ। यहाँ सङ्घ प्रदेश स्थानीय तहको छुट्टा छुट्टै छ, हजुरले डाटा खेल्नु भएन, तर हामीले ओभरअलमा जाउँ, त्यति डिटेल जानु पर्दैन। भनेको असुल गर्नुपर्ने बेरोजु 18.29 रहेछ, नियमित गर्नुपर्ने बेरोजु 46.75% रहेछ, 46.75% छ भने पेस्की बाँकी 34.96% रहेछ। भनेको बेरोजुको कम्पोजिसन कस्तो रहेछ त भन्दाखेरि, जुन 1 खर्ब 32 अर्ब बेरोजु जुन छ त्यसको कम्पोजिसनहरूको चाहिँ असुल गर्नुपर्ने 18.2 नौ छ, निमित गर्ने पनि 46.75% चाहिँ छ, र त्यसकी बाँकी चाहिँ 34.96 छ। त्यसकी पनि हजुरले एकपल्ट हेर्नुहोस् त, विश्लेषण गर्न सपोर्ट हुन्छ यो पछि। कर्मचारी पेस्की कम छ, सबैभन्दा बढी के छ, मोबिलाइजेसन पेस्की हो, कानुन बमोजिमै दिन पाइने पेस्की हो यो मोबिलाइजेसन पेस्की भनेको चाहिँ, कानुन बमोजिमै दिन पाइने हो। तर हाम्रो अलिकति लेखा प्रणालीको कारणले गर्दा यो हामीले चाहिँ बेरोजुमै औलाउने गरिएको छ, बेरोजुमा आउँछ यो अङ्क, बेरोजु अङ्कमै आउँछ। यसरी हेर्दा जुन 1,33,000 जुन बेरोजु छ, यो बेरोजु हजुरले हुन त डिटेलमा 1,32,79,59,00 बेरोजु हो यो। यसमा चाहिँ हजुरको सबैभन्दा बढी के रहेछ त, नियमित गर्नुपर्ने बेरोजु बढी रहेछ, असुल गर्नुपर्ने 18.29% बेरोजु रहेको छ। र यसरी हामीले यो वास्तवमा किन बेरोजु बढ्छ त, हुन त विभिन्न कारणहरू छन् बेरोजु बढ्नु, क्या हामीले यो यसमा चाहिँ केही कसरी बढ्छ भने ठ्याक्कै छुट्याउनको लागि बेरोजु बढी हुनुको कारणहरूमा पहिला हामी कारणहरू हेरौँ र समाधानको उपायसँगै यो कारणहरू यसो ख्याल गर्नलाई, यो आर्थिक अनुशासनसँग पनि जोडिन्छ, वित्तीय सुशासनसँग जोडिन्छ। अब हामीले बेरोजु बढ्नुमा विभिन्न कारणहरू छन्, जुन एउटा त हामीले कानुनमा ल्याउन नसकिने कानुनको निर्माण, कतिपय हजुरले हेर्नुहुन्छ कानुनहरू बनाउँछौँ तर कानुनकै क्रममा चाहिँ त्यो कानुन हुनै नसक्ने किसिमको, जस्तै हजुरको त्यहाँ एकपटक निजामती सेवा ऐन अध्ययन गर्नु होला, तलबी प्रतिवेदन पारित नगरी तलब खुवाएमा तलब खुवाउने पदाधिकारीबाट असुल उपर गरिनेछ, कि तलबी प्रतिवेदन पारित नगरेर खुवाएको छैन त तलब, कि असुलै गर्ने हो त, यदि त्यही बेरोजु हामी असुल गर्नुपर्ने बेरोजु भने लेख्नु मिल्छ भने भनेको तलबी प्रतिवेदन पारित गराएर खुवाउनुपर्छ, कानुनले पनि भन्छ खुवाउनु नसकेमा सम्बन्धित खुवाउने पदाधिकारी असुल गर्नुपर्ने भन्छ, त्यो असुलले कतिको व्यवहारिक हुन्छ। यस्ता खालको कानुन छन्, ठुलादेखि साना सबै कार्यालयमा एउटै कानुनको व्यवस्था गरिएको छ, भनेको हवाईजहाज किन्ने र एउटा सामान्य सामान किन्ने अफिसलाई अब खरिद कानुन, त्यति धेरै खरिद कानुनहरू टुक्राएको देखिन्न, ठुलो हस्पिटलको खरिद प्रक्रिया र एउटा सानो हस्पिटल खरिद प्रक्रिया एउटै प्रकृति कानुनले गाइडेन्स गरेको देखिन्छ। हाम्रो जुन ऐन नियमहरू अस्पष्ट र दुरर्थ लाग्ने खालका छन्, मैले एकै ठाउँ नीतिगत व्यवस्था कमजोरी राखेँ बेरोजु बढ्नुको कारणमा, हजुरको एउटै ऐन नियमहरूमा पनि यहाँ देखिरहनु भएको छ, तपाईँ लेखा राख्नुहुन्छ तपाईँको लजिक एउटा हुन्छ, म अडिट गर्छु मेरो लजिक अर्को हुन्छ, किन त त्यही कानुन हो अरे, कानुनमा के अरे गर्न सक्नेछ दिन सक्नेछ सक्नेछ भन्ने भाषा जहिलेसम्म आउँछ त्यो वास्तवमा समस्या आउँछ, एउटाको व्याख्या एक थरी हुन्छ अर्को व्याख्या अर्को थरी हुन्छ। यसले गर्दा के भने उयो जुन एउटा अनियमित बेमनासिब तरिकाले गरेको राख्नुपर्ने लेखा नराखेको प्रचलित कानुनको अनुसरण नगरेको जुन बेरोजुको विषय हामी अर्थ बनाएका थियौँ हो, त्यहाँनिर यो कारणले हजुरको बेरोजु बढेको वास्तवमा। अर्को कारणमा अहिले म नीतिगत कुरामा सुरुमा जोड्ने कारणमा दोस्रोमा म जान्छु, सार्वजनिक निकायको लेखाङ्कन तथा वित्तीय प्रतिवेदन प्रणालीमा समय सापेक्ष हुन नसक्नु, भनेको हाम्रा सार्वजनिक निकाय सङ्घ भन्नुहोस् प्रदेश भन्नुहोस् स्थानीय तह भन्नु, जुन लेखाङ्कन प्रणाली छ लेखा प्रणाली छ र सँगसँगै वित्तीय प्रतिवेदन प्रणाली छ, अहिले पनि समय सापेक्ष हुन सकेको छैन। प्रदेश र स्थानीय तहको तुलनामा केही सङ्घमा व्यवस्थित छ, सङ्घीय कार्यालयमा केही तुलनात्मक केही व्यवस्थित छ, र पनि अहिले पनि हामी परम्परागत लेखाङ्कन प्रणाली हजुरको यो के अरे सूचना प्रविधिको उपयुक्त प्रयोग हुन नसकेको, समयमै हाम्रा प्रतिवेदनहरू नआएको, जस्तो गत साल पनि यहाँले सुन्नुभयो होला स्थानीय तहको खर्च निकाल्ने हामी हामी परेको थियो, स्थानीय तहको रिपोर्टिङहरू नहुने, समयमै वित्तीय विवरणहरू नबनाउने, भनेको प्रतिवेदनहरू समयमा सम्बन्धित निकायमा नपठाउने, यो यसले पनि के भने बेरोजगारहरू बढेको छ। जुन वित्तीय प्रतिवेदन प्रणाली जबसम्म पारदर्शी हुँदैन, निकायको लेखाङ्कन जबसम्म प्रभावकारी हुँदैन, तबसम्म बेरोजु स्वतः बढ्दै जान्छ। जस्तो शोध भर्ना ल्याउनेकै कुरा गर्नु, शोध भर्ना लिन बाँकी भनेर जुन भन्छौँ, शोध भर्ना लिन बाँकी भनेको यही लेखाङ्कन प्रणालीको कारणले आएको बेरोजु हो। जब तपाईँ खर्च गर्नुहुन्छ समयमै त्यो खर्चको गरेको कुरा डकुमेन्टहरू दाताकोमा पठाइदिनु भयो भने तत्काल पैसा फिर्ता हुन्छ, तर हामी त्यो पठाएको देख्दैनौँ। अब प्रतिवेदन पनि समयमै नभएको हुनाले चाहिँ ढिलाइ गर्छ र कहिलेकाहीँ नेपाल सरकारले हाम्रो पनि सोध गर्दा पनि नआएको अवस्था विद्यमान छ। यसले पनि हामीहरूको के छ बेरोजु बढिरहेको छ। अर्को यो दण्ड पुरस्कार भनौँ, बेरोजु गराउने नगराउने बिच भिन्नता छैन भन्न खोजेको, भनेको अब हजुरको बेरोजु कुनै कार्यालयमा निकै बढी हुन्छ, त्यस्तै प्रकृतिको अर्को कार्यालयमा कम हुन्छ। यहाँ के छ त भन्नुहुन्छ भने बेरोजु गराउने र नगराउने बिच भिन्नता छैन। दण्ड पुरस्कार ओझेलमै परेको पटक पटक आइरहन्छ, हामी यसलाई पनि बेरोजुमा जोड्न सक्छौँ। बेरोजु वास्तवमा बेरोजु भन्ने कुरा सकेसम्म आउने नदिनु बेस्ट हो। कसरी बेरोजु आउँदैन भन्ने कुरामा हाम्रो ध्यान हुनुपर्छ र बेरोजु नआउनु र बेरोजु आइसकेपछि फर्चुट हुनु भन्ने कुरा आइसके फर्चुट गर्नुभन्दा आउनै नदिनु बेट बुद्धिमान ठहरिन्छ। त्यही भएर यो हाम्रो जुन आर्थिक प्रशासनमा यो दण्ड पुरस्कार जुन सिद्धान्त छ यो यसमा चाहिँ हामी देखेका छैनौँ। यो पनि भएका व्यवस्था पनि वास्तवमा प्रभावकारी रूपमा कार्यान्वयन छैनन्। अर्को यो ह्युमन रिसोर्सको कुरा गरिएको छ, यहाँनिर विकास आयोजना तथा अन्य निकायहरूमा प्रमुखहरूको छिटो छिटो सरहनु गरिनु। अब यहाँले जसो हेर्न सक्नुहुन्छ, हुन त विकास आयोजना के भन्दा मन्त्रीमण्डल पनि सात पटक भइसक्यो अरे होइन, फेरि हुँदैछ त्यस्तै आयोजना प्रमुख। अब कतिपय साथीहरू स्थानीय तहमा पनि हुनुहुन्छ होला, अब त्यहाँ प्रमुख प्रशासकीय अधिकारी वर्षमा कति फेर्नुमा हेरिहाल्नुहोस्। अब अर्को हजुरको त्यहाँ प्रमुख प्रशासकीय अधिकारी हाजिर गराउन नदिएको, फुल पोस्टको नभएको, यो ह्युमन रिसोर्स म्यानेजमेन्टको पार्ट एकदम गाह्रो भयो। जस्तो अब कस्तो हुन्छ भने कुनै निकायमा एउटै व्यक्तिले फ्रिक्वेन्टली काम गर्यो भने उसले सबै कुरा बुझ्छ र हरेक कार्यविधि कानुनहरू पुरा गरेर उसले कारोबारहरू गरेको हुन्छ। आयोजना प्रमुखहरू विभिन्न निकायहरूमा प्रमुखहरूको एकदम छिटो छिटो सरह गरिदिने, एक वर्ष पनि बस्न नपाउने, आफूले गरेको कामहरू पुरा गर्न नपाउने, त्यसले गर्दा के भने एउटा गएको कर्मचारी हाजिर हुन पाएको छैन, उसको फर्किने टाइम भएको हुनाले हतार हतारमा गर्दा कुनै पनि कानुनहरू पूर्ण रूपमा पालन नभएर विभिन्न खालका बेरोजगारहरू बढेको हामी देख्छौँ। जसले त्यो कार्य आर्थिक कारोबार गरेको उसले जति त्यो त्यो जुन लेखा बुझ्छ त्यति नयाँ थाहा नहुन पनि सक्छ। त्यही भएर यसले पनि बेरोजगारहरू हाम्रो बढेको देखिन्छ। अब यसरी अर्को सङ्घ प्रदेश तथा स्थानीय तहका निकायहरूले आफ्नो कार्यपद्धति अनुसारका आन्तरिक नियन्त्रणबारे सुधार गरी लागू नगरेन। अहिले पनि हामीले हेऱ्यौँ भने इन्टर्नल कन्ट्रोल सिस्टम जुन छ वास्तवमा हामी हेर्छौँ हरेकमा स्थानीय तहमैको कुरा यहाँको नजिकको निकाय यहाँ सम्झिनु सहिलो पनि होला। स्थानीय तहमा हजुरले हेर्नुहुन्छ विभिन्न खालको राजस्व आम्दानी गरेको खर्च गरेको, अधिकांश स्थानीय तहमा तपाईँ हेर्नु भने त्यो राजस्व आर्जन जुन हुन्छ वडा वडाबाट हुन्छ त्यो नियमित रूपमा चाहिँ कार्यालयमा आउने सिस्टमै बनाइएको हुन्छ, नियमित रूपमा आउने सिस्टमै बनाइएको, किनभने इन्टरनल कन्ट्रोल त्यति कमजोर छ। त्यस्तै प्रदेश कार्यालयमा त्यही अवस्था छ, कुनै इन्टरनल कन्ट्रोलहरू मेकानिजमहरू डेभलप गरिएको छैन, त्यो निर्देशिका जारी गरिएको छैन। सङ्घीय कार्यालयमा त निर्देशिकासँग जारी भएको छ, महालेखा नियन्त्रण कार्यालयबाट आन्तरिक नियन्त्रण प्रणाली भन्ने निर्देशिका छ, त्यो जारी भएपछि केही त छ तर कानुनको पक्ष भने अहिले पनि सङ्घीयमा पनि कमजोरै देखिन्छ। सामतिनो हजुरको कमजोरीहरू यहाँले सुनिरहनु भएको छ, यदि इन्टरनल कन्ट्रोल व्यवस्थित हुने हो भने ती सानातिनो कमजोरी पनि समयमै रोकिन्छन्। त्यो आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू नगरिएको हुनाले पनि बेरोजगार बढिरहेको हो। एउटा तपाईँ उदाहरण सामान्य हेर्नु, महालेखा परिषद रिपोर्ट हेर्नुभयो भने सामान्य कुराहरू यस्तो पारी कारोबार हुन्छ अघि पनि मैले यहाँलाई जिम्मेवारी नसारेको, त्यो भने के हो हामीले असार मसान्तमा हाम्रो बाँकी रकम 20 लाख भन्यौँ, सालमा आउने 20 लाखै नदेखाउने एउटा, अर्को हामी असारमा चाहिँ 20 लाख हामीसँग बाँकी छ भन्छौँ भनेर साइन गरेर बुझाएको छौँ, सालमा आउँदा 10 लाख मात्रै जिम्मेवारी सार्ने। हेर्नु अब यो भनेको कति सामान्य कुरो लाग्छ, तर अब 10 लाख बेरोजु भइयो नि, 20 लाख रकम बाँकी थियो तपाईँ 10 लाख सार्नुभयो भनेको मतलब तपाईँ आन्तरिक नियन्त्रण प्रणाली कमजोर छ, के कारणले हिजो 20 लाख भयो के कारण 10 लाख भयो तपाईँलाई थाहै छैन। यो अवस्था पनि बेरोजु स्वाभाविक रूपमा आउँछ, यसले गर्दा बेरोजु नेपालमा बढिरहेको छ। अर्को हजुरको आन्तरिक लेखा परीक्षण प्रभावकारी रूपमा हुन नसकेको, अनि हिजो हामी लेखा परीक्षण टपिकसँगै भनेका थियौँ, आन्तरिक लेखा परीक्षणको पाठ हजुरले हेर्नुभयो भने सङ्घीय निकायमा खोली निकायले गरेको छ, कोषतथा लेखा नियन्त्रण कार्यालयले, कोषतथा लेखा नियन्त्रण कार्यालयले गरेको अधिकांश हेर्नुभयो भने प्राय उनीहरूको आफ्नै समस्या छ, जनशक्तिहरू फुलफिल हुन सकेको छैन, लेखा राख्ने र लेखा परीक्षण गर्ने जनशक्ति छुट्याउन सकिएको छैन, यसले गर्दा सबै निकायको इन्टरनल अडिट जुन रूपमा हुनु पर्ने त्यो रूपमा हुन सकेको छैन। प्राय जिल्लामा हेर्नु भने मोर देन 99% को चाहिँ बेरोज नदेखिएको भन्ने रिपोर्ट आएको हुन्छ, इन्टरनल अडिट हेर्न सक्नुहुन्छ कुनै पनि जिल्लामा हेरे। अब यो के हो त भन्दा प्रभावकारी हुन सकेको छैन। अब प्रदेशमा पनि त्यही छ, प्रदेश लेखा नियन्त्रण गठन भयो तर जिल्लामा प्रदेश युनिटहरू छैन, त्यहाँ पनि कोषतथा लेखा नियन्त्रण कार्यालयले गरेको देखिन्छ। स्थानीय तहमा त हिजो पनि भनेको थिएँ मोर देन 60% को अहिले पनि इन्टरनल अडिटै हुँदैन, इन्टरनल अडिट सेक्सनै गठन भएको छैन, कतिपयलाई कोषतथा लेखा नियन्त्रण कार्यालयलाई अनुरोध गरेर गर्ने भनिएको छ, त्यो पनि भएको चाहिँ हुँदैन। हामी जाँदाखेरि चाहिँ इन्टरनल अडिट भएको हुँदैन। काठमाडौँ उपत्यकाकै पनि तपाईँको जुन 21 छन् 21 अधिकांशको गत सालमै भएको थिएन भने अबका दिनमा होला, सायद अब जनशक्तिहरू पठाएको छ, जनशक्ति भएको ठाउँमा होला भने इन्टरनल अडिट भन्ने के हो भने समय समयमा गर्ने, 3-3 महिनामा गर्ने, देखिए कमजोर तत्कालहरू सुधार गर्ने पाठ हो। तर इन्टरनल अडिट प्रभावकारी जब हुँदैन भने एक्सटर्नल अडिट जान्छ, एक्सटर्नल अडिटले एकैपल्ट लेख्छ जुन बेरोजगको रूपमा आइहाल्छ, यति अरब यति खरब बेरोज भन्दा हो त्यही बेरोजग बढेको, त्यही विषय जुन अन्तिम लेखा परीक्षण लेख्ने विषयहरू आन्तरिक लेखा परीक्षण लेखिदिने हो भने अन्तिम लेखा परीक्षण हुन्छ त्यो बेरोजग हटिसक्छ, भने यसले चाहिँ बेरोजग बढ्यो होइन। अर्को हजुरको लेखा उत्तरदायदेखि यो भनेको के हो भने हजुरले सिम्पल के बुझ्नु, मन्त्रालयको सचिव भनेर बुझ्नु, लेखा उत्तरदायदेखि त्यसलाई हामी मन्त्रालयको सचिव, सङ्घीय केसमा प्रदेशमा प्रदेश मन्त्रालयकै सचिव भन्नु, स्थानीय तहमा तोकिएको छैन, अब त्यहाँको लेखा उत्तरदायदेखि प्रमुख प्रशासकीय अधिकारीलाई भन्नु पर्ने, लेखा उत्तरदायदेखिले अनुगमन मूल्याङ्कन अनुशासनहीन आर्थिक कारोबार गर्नु दण्डित नगरिनु, यो अनुगमनको पाठ जुन छ बेर्जु कुन कार्यको किन भयो, कुन कारणले के कारणले बेरोज फर्सुट गरेन भने जुन अनुगमनको सम्पूर्ण उत्तरदायित्व कसलाई दिएको छ कानुनले, लेखा उत्तरदायी अधिकारीलाई दिएको छ। अन्त अहिले त हजुरको बेरोज फर्सुट सम्पूर्ण जिम्मा पनि लेखा उत्तरदायी अधिकारीलाई दिएको छ, तर लेखा उत्तरदायी अधिकारीले जुन अनुगमन मूल्याङ्कन गर्नु पनि मन्त्रालयको सचिवको व्यस्तता हेर्नु भएको छ, आर्थिक प्रशासनतिर भन्दैन अरू प्रशासनमा धेरै टाइम दिनुपर्ने अवस्था छ, यसले पनि के भने हजुरको बेरोजहरू बढ्दै गयो। अब यदि लेखा उत्तरदायी अधिकृत प्रभावकारी रूपमा काम हुने हो भने पक्कै पनि बेरोजहरू घटाउन सकिन्छ। अर्को यो बेरोजलाई कार्य सम्पन्न मूल्याङ्कनसँग आबद्ध नगरिनु, हुन त यो अहिले मात्रै भनियो होइन, यो विगत 20-22 वर्षदेखि भन्दै आएको छ, बेरोज घट्यो भने कार्य सम्पन्न मूल्याङ्कनसँग आबद्ध गरिनुपर्छ भने निजामती सेवा ऐनको संशोधन हुने क्रममा पनि सुरुमा कुरो आइहाल्छ, कार्य सम्पादन मूल्याङ्कन बेरोजु ल्याउनु पर्यो भन्ने आउँछ र पछि फेरि हटिहाल्छ। यो के हो भने भन्नु खोजेको बेरोजु कुनै सामु बेरोज भइरहने त्यहाँको कार्यले पढ्नुको बढुवा चाहिँ जहिलेसुकै भइरहने, कार्यले पढ्नुको नम्बर हरेक कुरामा अब्बल हुने होइन, तर चाहिँ यता हजुरको चाहिँ बेरोज चाहिँ बढिरहने, हरेक वर्ष बढाइरहने, आर्थिक अनुशासनहीनहरू कामहरू देखिने कारोबारहरू हेर्दा यदि होइन भने तत्काल फर्सुट गर्नु पऱ्यो, क्लियरेन्स गर्नु पऱ्यो। मेलम्ची सिन्धुपाल्चोकमै भयो नि, मेलम्चीका प्रमुखहरू चाहिँ विभिन्न उसमा त्यहाँ आएर एकदम राम्रो पर्फर्मेन्स देखाएर बाहिरिने, यो भनेको चाहिँ हाम्रो वास्तवमा दण्ड र पुरस्कार प्रणालीकै कमजोरी हो। र बेरोजलाई पनि कार्यसँग मूल्याङ्कन अब नगरिएको हुनाले आउँछ, केही फरक पर्दैन, पछि फर्सुट भइहाल्छ भन्ने एउटा मानसिकता भएको छ। अर्को हजुरको बेरोजु जुन अघि पेस्कीको हामी हेऱ्यौँ 40%+ दिएका थियौँ, पेस्की दिएको रकम पनि नगदी बेरोजु कायम हुने र म्यादभित्र पेस्की फर्सुट उदासीनता दुवै कुरा सँगसँगै हेर्नु, पेस्की जथाभावी दिइन्छ एउटा त, पेस्की जथाभावी दिने एडभान्सहरू दिने, एडभान्स दिएको कुरा समयमै क्लियरेन्स नगर्ने र कतिपयहरू कानुनी रूपमै दिएको पेस्की पनि बाह्र लेखाले बेरोजग हुन, यसले फेरि चाहिँ बढेको छ भने हामीले के भने जस्तो बेसी दिएको रकमहरू समयमा फसो गरेको खण्डमा हो पर्टित पत्र पेस्की मोबिलाइजेसन पेस्कीहरूको समय पुग्नु पर्ला तर अन्य पेसी जुन संस्थागत पेसी छन् पदाधिकारी पेसी छन् कर्मचारी पेसी छन् त्यो त निर्णय गर्न सकिन्छ तर भएको हुँदैन त्यसले पनि बेरोजगारहरू बढिरहेको छ। अर्को सँगसँगै यसमा अरू कुरा पनि हामी राख्न सक्छौँ तर लेखामा सम्मेलन जुन जनशक्ति अथवा आर्थिक प्रसारणमा जुन सम्मेलन जनशक्ति छन् उनीहरूलाई जुन लेखापालन सम्बन्धी समयबद्ध तालिमहरू ज्ञानहरू दिन नसकेर पनि यो बेरोजगारहरू बढेको छ। त्यसै गरेर आन्तरिक जुन लेखा परीक्षणमा त्यो परिप्रभावकारी ढङ्गले हुन सकेको छैन त्यहाँ पनि आन्तरिक लेखा परीक्षण मानदण्डहरू बनाएर लागू गर्न सकिएको छैन जनशक्ति व्यवस्थापन प्रभावकारी रूपमा हुन नसकेको कारणले पनि बेरोजगार बढेको हो भनेर हामीले विभिन्न खालको जुन सेवा प्रभावमा सूचना प्रविधिको प्रयोग बढ्न नसक्नु यो पनि एउटा बेरोजगार बढ्नुको कारणमा लिन सक्छौँ र यी विभिन्न कारणले नेपालमा बेरोजगार बढेको हो बढिरहेको हामी पाउँछौँ हरेक वर्ष खरबौँ बेरोजगारहरू भएको देखिन्छ। अब घटाउन के गर्नु पर्ला त हुन त तिनै कारणले उल्ट्याउँदा पनि हुन्थ्यो तर थोरै कुरा गरौँ। अब हामीले जुन नीतिगत कुरा गऱ्यौँ आर्थिक ऐन नियम समय सापेक्ष गर्नु पर्यो पारदर्शी हुनु पर्यो दोहोरो अर्थ लाग्ने हुनु भएन लेखा पालनमा बस्ने कर्मचारीले र लेखा परीक्षण गर्ने कर्मचारीले एउटै बुझाइ हुने खालको कानुनहरू बनाउन सकेको खण्डमा पक्कै पनि बिरुद्धहरू हामी घटाउन सक्छौँ र निकायको बेसमा पनि हामी कानुन बनाउन सक्छौँ र एउटा होइन खरिदलाई अलिक व्यवस्थित गर्न सकेको खण्डमा विभिन्न प्रक्रिया कानुनमै तोकेको खण्डमा पनि बेरोजगारहरू क्रमशः कम गर्न जान्छ। अर्को बेरोजगार के हो भने बेरोजगार आउनु पनि ठुलो कुरा होइन बेरोजगार आउँदैसकेको त्यसलाई फर्सो गर्दाखेरि पनि हुन्छ जस्तै रिपोर्ट आइसक्यो रिपोर्ट आइसकेपछि अन्तिम रिपोर्ट नदिँदै फर्सुट गर्न पनि सक्छ भनेको फर्सुटमा उदाहरण चाहिँ क्लियरेन्स नगर्ने अवस्था छ कि बेरोजगार चाहिँ आउँदै गर्छ तर क्लियरेन्स एकदम कमजोर अवस्था देखिन्छ हामीले बेरोजगारहरू आउँछ त्यो निश्चित अवधिभित्र अनिवार्य रूपले फर्सुटको व्यवस्था गऱ्यो भने पक्कै पनि बेरोजगार कम हुन सक्छ। जस्तो उदाहरणको लागि मानिलिउँ महालेखा परीक्षणले मानौँ मङ्सिरमा लेखा परीक्षण गऱ्यो भने मङ्सिरमा गरेको अब यो वर्ष मङ्सिरमा सुरुवात हुन्छ मङ्सिरमा लेखा परीक्षण गरेर प्रारम्भिक रिपोर्ट दिइसकेपछि त्यहाँ आएका बेरोजगारहरू लास्टमा यति बेरोजगार भने कहिले नेक्स्ट इयरको असारमा मात्रै हो मङ्सिरदेखि असारसम्म हामी फर्स गर्न सक्छौँ तर नगरेर लास्टमा यति अरब बेरोजगार भयो भने देखिन्छ यसलाई हामी घटाउन सक्छौँ। अर्को कार्य सम्पादन मूल्याङ्कनमा समावेश गर्नुपर्छ बेरोजगारलाई पक्कै पनि बेरोजगार कार्यसँग मूल्याङ्कनमा जोड्यो भने अहिलेको तुलनामा निकै घटेको हुनेछ। अर्को बेरोजगार जुन बढेकै हामी भनेका थियौँ असुल गर्नुपर्ने म्याद नआएको पेस्कीलाई एक वर्षभित्रै जरिमानासहित अहिले असुल गर्नुपर्ने व्यवस्था गऱ्यौँ भने पक्कै पनि हामीले बेरोजगारहरू धेरै बाँकी रहेर बाँकी यति बेरोजगार भन्नु पर्दैन टुङ्गो लाउन छ खर भनिरहनु पर्दैन अहिले कस्तो छ भने बेरोजगार आयो तर बेरोजगार जति वर्ष पछि तिर्दा पनि कुनै खालको जरिमानाहरू नलाग्ने कानुनी व्यवस्था छ जति रकम यहाँले त्यहाँ हिँडामिना भएको छ त्यति रकम फिर्ता गर्दा हुने खालको अहिले कानुनी व्यवस्था छ यसले पनि के त बेरोजगार फर्सदमा उदासीनता देखिन्छ। बेरोजगार फर्सद गर्न जुन अस्थायी समितिहरू गठन गर्ने चलन छ समय समयमा गठन गरिन्छ त्योभन्दा थाई संयन्त्रै भयो भने जुन हाम्रो कानुनले परिकल्पना गरे जस्तै थाई संयन्त्र भयो भने पक्कै पनि हामी बेरोजगारहरू घटाउन सक्छौँ। अर्को लेखा परीक्षक जुन पेसागत दायित्व आचार संहिता प्रभावकारी लागू गर्नुपर्छ नलेख्नु कुरा लेख्नु भएन लेख्ने कुरा छुट्नु भएन अडिटर पनि अडिटरको पनि अडिट भएको हुनु पऱ्यो त्यसले पनि बेरोजगारहरू अनावश्यक बेरोजगार लेखेर लेख्नु नपर्ने बेरोजगार लेखेर पनि बेरोजगार बढेको हो भने लेखा परीक्षण पेसागत दायित्व आचार संहिता प्रभावकारी रूपमा कार्यान्वयन भयो भने पक्कै त्यो घट्छ। अर्को विकास आयोजनाहरू अथवा विभिन्न निकायहरूको प्रमुखहरूको स्वर्गता अवधि तोकेर जिम्मेवारी तोक्यो भने पक्कै पनि बेरोजगारहरू घटाउन सपोर्ट हुन्छ। र अर्को राजनीतिक क्षेत्रबाट पनि मेन हो राजनीति भनेको मियो हो राजनीतिक क्षेत्रबाट पनि बेरोजगार घटाउने प्रतिबद्धता आउनु पर्यो। र जुन कारोबारको लेखाङ्कनको कुरा गरेको थियौँ लेखा ढाँचामा सुधार गर्नु पर्यो नेप्सासहरू हरेक ठाउँमा युज हुनु पर्यो नेपाल सार्वजनिक क्षेत्रको लेखामान अनुसारै वित्तीय विवरण तयार हुनु पर्यो। त्यो भए पनि पक्कै पनि हामीले गर्न सक्छौँ र सँगसँगै जुन पेस्की हाम्रो छ, पेस्कीलाई बिर्जु नदेखाउने गरेर लेखा ढाँचामा सुधार गर्न सक्छौँ। यहाँले म यहाँलाई एउटा उदाहरण दिन्छु, त्यो चाहिँ पेस्कीकै केस हुनुहुन्छ भने, यदि वासलात कुनै निकायले बनाउँछ, ब्यालेन्स सिट बनाउँछ भने, त्यो ठाउँमा पेस्की छ भने त्यसलाई लगती बेरुजु, पेस्की भने बेरुजुमा आउँदैन। तर वासलात नबनाउने, आय व्यय विवरण बनाउने के अथवा आर्थिक विवरण मात्रै बनाउने केसमा चाहिँ पेस्की बेरुजुमा आउँछ। त्यो यदि लेखा ढाँचामा सुधार गर्दा बित्तिकै पनि पेस्की यदि बेरुजु कायम भएन भने पनि नेपालको करिब 40% बेरुजु तत्काल घट्छ, अनि यसको लागि पनि हामी लेखा ढाँचा सुधार गर्न सक्छौँ। अर्को आन्तरिक नियन्त्रण प्रणाली जुन भन्यौँ, आन्तरिक नियन्त्रण प्रणालीमा भित्रको पर्ने आन्तरिक जाँच र आन्तरिक लेखा परीक्षण, फेरि यसलाई दोहोऱ्याएँ, इन्टर्नल कन्ट्रोल सिस्टमभित्र आन्तरिक नियन्त्रणभित्र दुईवटा विषय हुन्छन्, एउटा आन्तरिक जाँच इन्टर्नल चेक, अर्को इन्टर्नल अडिट। यो दुवै कुरालाई चाहिँ प्रभावकारी बनाउन सकेको खण्डमा भविष्यमा आर्थिक प्रशासनमा एकदम व्यवस्थित गर्न सकिन्छ र आर्थिक प्रशासनलाई मर्यादित, जवाबदेही र पारदर्शी बनाउन सकिन्छ, बेरुजुहरू घटेको हुनेछ यी व्यवस्था गऱ्यो भने। अब बेरुजु फर्सुर सम्बन्धी जुन व्यवस्था भन्यो भने, फर्सुर भनेको हामी कसरी बुझ्छौँ क्लियरेन्स भन्दा, लेखा परीक्षण प्रतिवेदनमा बेरुजु औँलाइसकेपछि त्यो बेरुजुलाई हटाउने प्रक्रिया फर्सुर। अब फर्सुर भनेको बेसिकली कति किसिमले हुन्छ, पहिला सर्टकटमा हुन्छ अनि व्यवस्था हेर्नु, एउटा असुल उप गरेर फर्सुट हुन्छ हेर्नु है त, असुल गर्नुपर्ने भने बेरुजु लेखिएको छ भने त्यो बेरुजुहरू के हुनुभयो त, असुल उप गरेर फर्सुट हुनुभयो। त्यस्तै अरूको अर्को अनियमित भएको केसमा चाहिँ, जुन नियमित गर्नुपर्ने केस छ, नियमित गर्नुपर्ने भित्र क्याटेगोरीमा जानु भने अनियमित भएको बेरुजु नियमित भएर फर्सुट हुन्छ। नियमित कसले गर्छ, मन्त्रालयको सचिवले अथवा लेखा उत्तरदायी अधिकृतले नियमित गर्छ। प्रमाण कागजात पेस नगरेको लागि प्रमाण कागजात पेस गरेर हर्षित हुन्छ, भनेको प्रमाण कागजात पेस नगरेको, जिम्मेवारी नसारेको, सोधबाट नलिएको, यो केसहरू कसरी फर्सेट हुन्छ भन्दाखेरि, तिनीहरू त्यही प्रक्रिया जुन सोधबाट नलिएको सोधबाट लिएर फर्सेट हुन्छ, प्रमाण पेस नगरेको प्रमाण पेस गरेर फर्सेट हुन्छ, जिम्मेवारी नसारेको स्पष्ट जिम्मेवारी सारेर जिम्मेवारी देखाएर हिसाब मिलान गरेर मात्रै फर्सेट हुन्छ। अर्को पेस्की बाँकी भनेको चाहिँ, पेस्की बाँकी कसरी फर्सुट हुन्छ त भन्छ नि, त्यही पेस्कीहरू फर्सुट गर्दा, पेस्की एडभान्स क्लियरेन्स गरेपछि मात्रै ती बेरुजु फर्सुट हुन्छ। हो, यिनै क्लियरेन्स गर्ने हाम्रो कानुनी व्यवस्था के छन् भन्न खोजेको, बेरुजु फर्सुट सम्बन्धी त्यसरी फर्सुट गर्ने कानुनी व्यवस्था के छन् भन्दाखेरि, एउटा हाम्रो कानुन मेन कानुन भनेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 छ हामीसँग। यसले बेरुजु कसरी फर्सुट गर्ने भन्ने कुराहरू क्लियर गरेको छ। त्यस्तै अर्को छ आर्थिक कार्यविधि नियमावली 64 नियम 98-102। अब यो भनेको आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐन अनुसारको नियमावली आएको छैन, मैले हिजो पनि भनेको थिएँ यहाँलाई, त्यो नियमावली नआउन्जेल हामीले आर्थिक कार्यविधि नियमावली नै हेर्ने हो है त, त्यो त्यसको व्यवस्था भन्यो। अर्को प्रदेश सभाद्वारा जारी आर्थिक कार्यविधि ऐनहरू, हाम्रा सातै प्रदेशले आर्थिक कार्यविधि ऐन जारी गरेका छन्। त्यहाँ हेर्नुभयो भने बेरुजु फर्सुट सम्बन्धी व्यवस्था क्लियर लेखिएको छ, कुनै प्रदेशको ऐनको 35 छ, कुनैको 34 छ, यहाँले त्यति धेरै त्यो डिटेल गरिरहनु पर्ने, सङ्घीयले नै कभर गर्छ त्यहाँ चाहिने कुराहरू। अर्को स्थानीय सरकार सञ्चालन ऐन 2073, यसले पनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु फर्सुट गर्ने भन्ने क्लियर कट व्यवस्था गरेको छ। स्थानीय तहमा लेखा समितिको कुराहरू गरेको छ यो कानुनले, भने बेरुजु फर्सुट सम्बन्धी कानुनी व्यवस्था चारवटा कुरा गऱ्यौँ, आर्थिक कार्यविधि ऐनको कुरा गऱ्यौँ, नियमको कुरा गऱ्यौँ, प्रदेशद्वारा जारी आर्थिक कार्यविधि ऐनको कुरा गऱ्यौँ, स्थानीय सरकार सञ्चालनको कुरा गऱ्यौँ। अब संस्थागत व्यवस्था के छ त, इन्स्टिट्युसनल व्यवस्था भनेको चाहिँ जिम्मेवार व्यक्ति, बेरुजु फर्सुट सम्बन्धी व्यवस्थाको संस्थागत जिम्मेवार व्यक्ति, त्यो भनेको हजुरहरूले सिम्पल के हुन्छ भने कार्यले पढौँ भने बुझ्नु, जिम्मेवार व्यक्ति भनेको लेखा उत्तरदायी अधिकृतले जिम्मा दिएको व्यक्ति हुनुको त कारले पर्नु, लेखा उत्तरदायी अधिकृत भनेको त भन्दा मन्त्रालयको सचिव। त्यस्तै अर्को संस्थागत व्यवस्था लेखा परीक्षण तथा आन्तरिक नियन्त्रण समिति भन्ने छ, हरेक निकायले गठन गर्नुपर्छ। अब कर्मचारी नियमावली आज टुङ्गिन्छ, यो क्रममै त्यही प्रोसेसमै छ। बेरोजु फर्सुर समिति, बेरोजु फर्सुर अनुगमन समिति, मिना समिति, केन्द्रीय तहसिल कार्यालय, सार्वजनिक लेखा समिति, पोस्ट तथा लेखा नियन्त्रण कार्यालय र महालेखा परीक्षण, भनेको यति निकाय चाहिँ बेसिकली बेरोजु फर्सुरको व्यवस्थामा चाहिँ संलग्न हुँदो रहेछन्। भनेको कानुन र संस्थागत व्यवस्था यो छ। अब यसमा हामीले जुन भित्र प्रवेश गऱ्यो भने कसरी हुन्छ त बेरोजु फर्स्यो भन्ने कुराहरू, यी निकाय व्यवस्था के छ त भन्दा, सुरुमै भन्नुहरू लेखा परीक्षण तथा आन्तरिक नियन्त्रण समिति भन्दा कि यो अहिलेको नयाँ व्यवस्था हो, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वले गरेको व्यवस्था। जस्तै यसले के भन्छ त भन्दा, जुन आन्तरिक नियन्त्रण प्रणालीको कुरा गऱ्यौँ, आन्तरिक र अन्तिम लेखा परीक्षणको जुन प्रतिवेदन छ यसलाई कार्यान्वयन कसरी गर्ने भन्ने कुरा गर्नुको लागि यो समिति, जुन कार्यान्वयन प्रभावकारी बनाउनुको लागि समिति गठन गरिएको हुन्छ। यो समितिमा को को रहन्छ त भन्दा, सम्बन्धित मन्त्रालय वा निकायका लेखा उत्तरदायित्व अधिकृत वा निर्देशित भएको अधिकृत संयोजक हुन्छ, योजना महाशाखा प्रमुख सदस्य, प्रशासन महाशाखा प्रमुख सदस्य, संयोजक जुन हुनुहुन्छ उहाँले तोकेको चाहिँ सम्बन्धित निकायका निकायमा कार्यरत विषयका क्षेत्रको ज्ञान अनुभव भएको पदाधिकारी, सम्बन्धित निकायको अनुगमन महाशाखा शाखा प्रमुख सदस्य, सम्बन्धित निकायको आर्थिक प्रशासन शाखा प्रमुख सदस्य। भनेको यो लेखा परीक्षण आन्तरिक नियन्त्रण समितिले के गर्ने भयो त भन्दा, कार्यालयमा आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्थापन प्रभावकारी गर्ने, आन्तरिक तथा अन्तिम लेखा परीक्षणको प्रतिवेदन कार्यान्वयन, भनेको प्रतिवेदनले उठान गरेका विषयहरू, प्रतिवेदन के हुन्छ, बेरुजु नै हुन्छ, प्रतिवेदनमा उल्लेख भएका बेरुजुहरूलाई सही ढङ्गले फर्सुर कसरी गर्न सकिन्छ, त्यसलाई चाहिँ इन्टरनल कन्ट्रोल सिस्टमहरू कसरी सुरु गर्न सकिन्छ भने यो समिति गठन गर्ने व्यवस्था गरिएको छ। सम्भवतः नियमावली सबै मन्त्रालयमा गठन हुन्छ र नियमावली आउने क्रममै छ र यो गरेको सुरुवात भइसकेको पनि देखिन्छ। नियमावली आएपछि पूर्ण रूपमा यो गठन हुनेछ। अब अर्को चाहिँ हजुरको अब त्यो समिति कुरा गरौँ, अब हजुरको आन्तरिक लेखा परीक्षणको बेरहरू कसरी फर्सद हुन्छ भन्ने कुरा गर्यौँ गरौँ। जस्तो आन्तरिक लेखा परीक्षणले प्रत्येक 3 महिनामा आन्तरिक लेखा परीक्षण गरेर लेखा परीक्षण सभाहरूको 1 महिनाभित्र रिपोर्ट दिन्छ निकायमा। हेर्ने त यो भन्यो के भने, हरेक निकायको प्रत्येक 3 महिनामा इन्टर्नल अडिट हुन्छ, कानुन गजब छ, र उसले अडिट गरिसकेपछि 1 महिनाभित्र रिपोर्ट दिनुपर्छ। रिपोर्ट आयो, बेरजु आयो, हजुरले पाउनुभयो, अब के त प्रक्रिया, लेखा उत्तरदायी अधिकृतले आन्तरिक लेखा प्रतिवेदन समावेश भएको बिउरा अन्तिम लेखा परीक्षण हुनु अगाडि फर्सद तथा सम्पूर्ण गराई अन्तिम लेखा परीक्षकसम्म पेस गर्नुपर्छ। भनेको आन्तरिक लेखा परीक्षकले दिएको रिपोर्टहरू अन्तिम लेखा परीक्षण हुनुभन्दा अगाडि नै त्यहाँ भएका विषयहरू सबै फरफारा गरिसक्नुपर्छ। क्लियरेन्स हुनु पऱ्यो नि त, फर्सद गर्नु पऱ्यो, असुल गर्ने असुल गर्नु पऱ्यो, नियमित गर्ने नियमित गर्नु पऱ्यो, पेसी फर्सद भए कि पेसी फर्सद गर्नु पऱ्यो। अर्को हजुरको आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा प्रस्तुत हुन आएका सुझावहरूको सम्बन्धमा कारणसहित हटाएकोमा बाहेक अन्य सुझावले अन्तिम लेखा परीक्षणले आफ्नो प्रतिवेदनमा सुझावको रूपमा प्रस्तुत गर्ने भने, भनेको इन्टर्नल अडिटको यदि बेरुजु फर्सद त गर्ने भनियो, फर्सद हुन नसके के गर्ने त भन्दा अन्तिम लेखा परीक्षकले आफ्नो रिपोर्टमा राख्ने भन्न खोजेको। भने महालेखा नियन्त्रण कार्यालय आन्तरिक लेखा परीक्षण एकीकृत प्रतिवेदन तयार गरी प्रत्येक वर्षको कार्तिक महिनाभित्र अर्थ मन्त्री समक्ष पेस गर्नुपर्ने। भनेको आन्तरिक लेखा परीक्षणको फर्सद व्यवस्था के रहेछ त, यहाँ कुनै समिति चाहिँ रहन्छ होइन, कुनै समिति छैन, कुनै केही छैन, जस्ट इन्टर्नल अडिट हुन्छ, रिपोर्ट आउँछ, लेखा उत्तरदायी अधिकृतले फर्सद गरिसक्नुपर्छ, यदि फर्सद हुन सकेन भने अन्तिम लेखा परीक्षणको रिपोर्टमा त्यो व्यवस्था आउँछ। अनि त्यसपछि गएर अन्तिमको त आफ्नै प्रक्रिया छ, अन्तिममा त्यो विषय आइसकेपछि सुझावको रूपमा आइसकेपछि त्यसलाई आफ्नै फर्सदमा जान्छ। अन्तिम लेखा परीक्षणले फेरि लेख्नै पर्छ भन्ने चाहिँ होइन है, फेरि आन्तरिक लेखा परीक्षणले औनाएको विषयहरू अन्तिम लेखा परीक्षकले आफ्नो रिपोर्टमा लेख्नै पर्छ भन्ने चाहिँ होइन। यदि आन्तरिक लेखा परीक्षणले औलाएको विषयवस्तुहरू अन्तिम लेखा परीक्षकले हेर्दा उपयुक्त लागेन भने उसले हटाउन पनि सक्छ, नलेख्न पनि सक्छ। यसमा के भने आन्तरिक लेखा परीक्षणले जुन 3-3 महिनामा गर्ने अहिले कानुन व्यवस्था छ, यो कानुन अनुसार चाहिँ गरेर अन्तिम लेखा परीक्षणले रिपोर्टमा ल्याइसकेपछि आन्तरिक लेखा परीक्षण रिपोर्ट स्वतः क्यान्सिल हुन्छ। अर्को प्रदेश तथा स्थानीय तह लेखा तथा आर्थिक कार्यहरूको नियमितता मितिवेदा दक्षता प्रगतिका आधारमा आन्तरिक लेखा परीक्षण गरी आन्तरिक लेखा परीक्षण प्रतिवेदन औल्याएको विषयहरूको आधारमा आवश्यक सुधार गर्नुपर्ने भने थोरै यो प्रदेश र स्थानीय तहले अलिक इन्टरनल अडिट रिपोर्टकै आधारमा सुधार गर्ने भनेको छ। हुन त सङ्घमा पनि अघि आयो भने कुरा सङ्घमा हुन् त्यो, यसमा पनि सुधारै गर्ने हो लेखा उत्तरदायी अधिकृतले। अर्को प्रदेश स्थानीय तहले आन्तरिक लेखा परीक्षण प्रतिवेदन उल्लेख भए बमोजिम सुधार भयो वा नभएको परीक्षण गर्न आवश्यक कारवाही गर्न लेखा परीक्षण समिति गठन गर्नुपर्ने भन्ने व्यवस्था छ। र प्रदेश तथा स्थानीय तहले आन्तरिक लेखा परीक्षकले पेस गरेको प्रतिवेदन र सोपर कारवाहीको प्रतिवेदन प्रदेशको हकमा सम्बन्धित मन्त्री र स्थानीय तहको हकमा प्रमुख समक्ष पेस गर्नुपर्ने छ भनेको। इन्टरनल अडिटको रिपोर्ट भने पहिला जस्तो छैन, हजुरको सङ्घीय कार्यालयको अर्थमन्त्री समक्ष पेस हुने भयो, प्रदेश कार्यालयको सम्बन्धित मन्त्रीसँग पेस हुने भयो, सम्बन्धित कार्यालयको सम्बन्धित मन्त्रीसँग पेस हुने भयो, स्थानीय तहको चाहिँ तहको हकमा प्रमुख समक्ष पेस हुने भयो। गाउँपालिका भए गाउँपालिका प्रमुख, नगरपालिका भए नगरपालिका प्रमुख, भनेको राजनीतिक पदाधिकारी समक्ष पेस हुने व्यवस्था गरेको रहेछ इन्टरनल अडिटको रिपोर्टहरू। फर्सेलको त सेम भइहाल्यो, एक्सटर्नल अडिट हुनुभन्दा भनेको अन्तिम लेखा परीक्षण हुनु अगावै फर्सेल गरिसक्नुपर्छ, र फर्सेल हुन नसकेको विषयहरू भयो भने अन्तिम लेखा परीक्षण दिनुहुन्छ, अन्तिम लेखा परीक्षण औलाउँछ। सङ्घ, प्रदेश, स्थानीय त तिनै तहको अहिलेको व्यवस्था फर्सेलको त्यो चाहिँ आन्तरिक लेखा परीक्षण है त। यसपछि हामी यो अन्तिम लेखा परीक्षणमा आयौँ, र लेखा परीक्षणबाट उनीहरूको बेरुजुको सम्बन्धमा परमानेन्ट पेस गरी वा नियमित गराए असुल गर्नुपर्ने पहिलो जिम्मेवारी जुन सम्बन्धित जिम्मेवार व्यक्ति आर्थिक कार्यान्वयन संलग्न पदाधिकारीको हुन्छ भन्छ। भनेको बेरुजु फर्सेल गराउने कहिले त भन्दा आर्थिक कार्यान्वयनमा संलग्न पदाधिकारी र जिम्मेवार व्यक्ति भनेको कार्यालय प्रमुखले चाहिँ बेरुजु फर्सेल गराउने भन्ने हो। त्यो बेरुजु आएको बेरुजुहरू उहाँहरूले पहिला क्लियरेन्स गर्नु पर्यो। जिम्मेवार व्यक्ति र आर्थिक कार्यान्वयन पदाधिकारी बेरुजु फर्सेल हुनुहुँदै सरुवाबाट अनि कुनै किसिमले भएमा चाहिँ हालको व्यक्तिलाई बेरुजु जिम्मेवार लगाइदिएपछि हालको व्यक्ति जिम्मेवार व्यक्ति हुने छ। भनेको तपाईँ भोलि परम प्रशासी अलिअलि जानुभयो भने तपाईँको ठाउँमा हुने कार्यालय प्रमुखले तपाईँलाई बेरुजु बुझाएर हिँड्नुहुन्छ भन्न खोज्यो। अरू बेरुजु फर्सेल हुन नसकेमा लेखा उत्तरदायी अधिकारीले जाँच घुस गराए असुल उपर गराउनुपर्ने भन्ने व्यवस्था छ। र आन्तरिकको अन्तिम लेखा परीक्षण हुँदा कुनै छुट्याएको राख्न छुट्याएको त्यस्तो जिन्सीहरू भयो, नगदहरू भयो, त्यसको रेकर्ड रहन्छ भने त्यो कार्यालय प्रमुख विभाग पनि तत्कालै जस्तो हान्न सक्छन् असुल उपर गरी विभागीय कारवाही गर्नुपर्छ भन्ने कुरा गरिएको छ। र बेरुजु फर्सेल गरे नगरेको सम्बन्धमा नियमित अनुगमन गरी प्रचलित कानुन बमोजिम फर्सेल गर्न लगाउँदा चाहिँ लेखा उत्तरदायी अधिकृतको हुने भनेको छ। अनि त्यो फर्सेल गर्ने दायित्व कसको, लेखा उत्तरदायी अधिकृतकै देखिन्छ। भनेको पहिलो दायित्व कसको रहेछ, जिम्मेवार पदाधिकारी र आर्थिक कार्यान्वयन संलग्न पदाधिकारीको रहेछ पहिलो मेन उत्तरदायित्व। भने उहाँबाट फर्सेल भयो भने कसले गर्ने, अन्तिममा लेखा उत्तरदायी अधिकृतले त्यो बेरुजुहरू क्लियर गर्नुपर्ने। अनि त्यस्तै लेखा परीक्षण प्रतिवेदनमा औल्याएको बेरुजु असुल गरी फर्सेल नियमित गर्ने उत्तरदायित्व लेखा उत्तरदायी अधिकृतले हुन्छ। असुल गर्नुपर्ने त्यो त बुझाउनुपर्ने भने औल्याएको बेरुजु लेखा उत्तरदायी अधिकृतले असुल गराए फर्सेल गराउनु पर्ने भनिन्छ। अहिलेको कानुनले के छ भन्नुहुन्छ भने हरेक कुरा लेखा उत्तरदायी अधिकृतलाई लिएर जोडेको छ। र असुल गर्नुपर्ने तथा तिर्नुपर्ने भने औल्याएको बेरुजु बाहेक अन्य बेरुजु चाहिँ नियमित गर्न मिल्छ भनेको छ। जुन नियमित गर्नुपर्ने बेरुजु भनेको छौँ अघि हामी, ती नियमित गर्नुपर्ने बेरुजु लेखा उत्तरदायी अधिकृतबाट नियमित गरी फर्सेल गर्नुपर्छ। असुल गर्नुपर्ने तिर्नु वा बुझाउनु पर्ने रकम त बुझाउनै पर्यो, तिर्नै पर्यो, अरू चाहिँ नियमित गरेर हुन सक्ने भयो। फर्सेल भएको बेरुजुको लगत भन्ने हुन्छ रेकर्ड काट्नु पर्यो, बेरुजु भएको कुरा कटाउनु पर्छ भने। यसरी कानुनमा के छ त भन्दा बेर्जु फर्चु सम्बन्धी व्यवस्थाहरू आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वले यसरी निर्धारण गरेको देखिन्छ। अब यस्तै हजुरको यो एक कानुनमा वार्षिक प्रतिवेदनमा छलफल बेर्जु फर्चुको अर्को कसले गर्छ त बेर्जु फर्चु भन्नुहुन्छ भने सार्वजनिक लेखा समिति भनेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औलाएका जुन बेर्जुहरू छ त्यो लेखा समितिमा छलफल हुन्छ। विभिन्न पत्र पत्रिका नै आएको हुन्छ यहाँ कति ख्याल गर्नुभएको छ। र त्यो छलफल गर्ने क्रममा त्यहाँ गएर फेरि बेरोजी फर्जु कसले गराउनु पर्यो, लेखा उत्तरदायित्व अधिकृतले जानु पर्यो, जवाफहरू दिनु पर्यो र प्रतिनिधि सभाको जुन स्वीकृत सार्वजनिक लेखा समितिको प्रतिवेदन जुन छ छलफलबाट उसले कुनै बेरोजीहरू त्यहाँबाट हटायो भने त्यो चाहिँ महालेखा परीक्षकलाई रिपोर्ट मार्फत आउँछ र महालेखा परीक्षक त्यो बेरोजी फर्जु गरिदिनुपर्छ, हटाइदिनुपर्छ, हटाएर जानकारी दिनुपर्ने भन्ने व्यवस्था छ। यो अहिले पछिल्लो नयाँ व्यवस्था आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्वले गरेको व्यवस्था हो। अब जुन अघिसम्म हामी के भन्छौँ विभिन्न नियमित प्रक्रियाहरू बेरोजी फर्चुटहरू त्यसरी गरिन्छ, अब कहिले काहीँ के हुन्छ भने सामान्य फेर प्रक्रिया बेरोजी फर्चुट हुँदैन। जस्तो मन्त्रालयको सचिवले पनि हजुरको सबै खालको बेरोजगार नियमित गर्न सक्ने अवस्था देखिन्न कानुन अनुसार। भने त्यो सामान्य प्रक्रिया फर्चुट हुन नसकेका बेरोजुहरू फेरि कानुनले के गर्थ्यो भन्दा बेरोजु फर्चुट समितिको व्यवस्था गर्यो, संस्थागत व्यवस्था गर्यो। र बेरोजु फर्चुट समितिले सामान्य प्रक्रिया फर्चुट हुन नसकेका बेरोजुहरू फर्चुट गर्ने काम यसले गर्छ। जस्तो यसमा को को हुन्छन् सदस्य भन्दा यो पनि राजनीतिक नेतृत्वको अध्यक्षतामा गठन हुन्छ, प्रतिनिधि सभा लेखा समितिले तोकेको समितिको सदस्य यसको अध्यक्ष, महालेखा परीक्षकले तोकेको उपमहालेखा परीक्षक भए नयाँ महालेखा परीक्षक सदस्य, अर्थ मन्त्रालयको सचिव अथवा अर्थ मन्त्रालयको सहसचिव सदस्य, महालेखा नियन्त्रकले महालेखा नियन्त्रक भन्ने निर्देश तोकेको सहसचिव सदस्य, कुमारी स्रोत तथा केन्द्रीय दर्शन कार्यालयको प्रमुख सदस्य सचिव भनेको पाँच सदस्य हुनु रहेछ। प्रतिनिधि सभा, अर्थ मन्त्रालय, महालेखा परीक्षक, महालेखा नियन्त्रक, कुमारी चौधरी र केन्द्रीय तहसिल कार्यालयका पदाधिकारी मिल्दा बेर्जु फर्चुट समितिको गठन हुन्छ। र बेर्जु फर्चुट समितिले सामान्य प्रक्रियाबाट फर्चुट हुन नसकेका बेर्जुहरू यो समितिबाट फर्चुट हुने गर्दछन्। अब यस्तै हाम्रो सरकारी बाँकी असुल उपहार भनेको चाहिँ फेरि यो समितिले पनि फर्चुट गर्न नसक्ने खालका बेर्जुहरू हुन सक्छन्। जस्तै हजुरको असुल उपहार गर्नुपर्ने बेर्जु भन्यो भने त्यो समितिबाट फर्चुट हुँदैन। भनेको नियमित प्रक्रियामा फर्चुट हुन नसकेको बेर्जुहरू चाहिँ असुल उपहार गर्नुपर्ने बेर्जुहरू 3 वर्षसम्म पर्याप्त गर्दा पनि फरफरक हुन नसकेमा असुल उपहारका लागि कुमारी चोक केन्द्रीय तहसिल कार्यालय लेखेर पठाउने त्यो बेर्जुहरूको पनि जायज यथाबाट असुल गर्ने, जसको नाममा बेर्जु छ उसको सम्पत्तिबाटै असुल उपहार गर्नुपर्ने भन्दा यसरी अन्तिममा समितिबाट पनि हुन सकेन र नियमित प्रक्रिया कुनै पनि प्रक्रिया भएर असुल उपहार गर्ने खालको बेरोजी छ भने उसको जायज यथाबाट पनि असुल गरेर बेरोजी फर्चुटहरू गरिन्छ। अब यो बेरोजी फर्चुट मूल्याङ्कन अनुगमन समिति भनिन्छ, संस्थागत व्यवस्थामै हामीले लेख्नुपर्ने हुन्छ। अब यसमा के छ त भन्नुहोला भने यो समितिमा यसले बेरोजी फर्चुट गर्ने भने अनुगमनको पाठ हो। जस्तै मुख्य सचिव अध्यक्ष, अर्थ मन्त्रालयका सचिव सदस्य, सामान्य प्रसारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रसारण मन्त्रालयका सचिव सदस्य, महालेखा नियन्त्रक सदस्य र नेपाल सरकारले मनोनयन गरेको व्यक्ति सदस्य सचिव, यो पनि 5 सदस्य रहेको छ। यसले बेरोजी फर्चुट भयो कि भएन, कसरी प्रभावकारी ल्याउन सकिन्छ भने यो समितिले काम गरेको हुन्छ। त्यसै मिना सम्बन्धी व्यवस्था छ। कस्तो हुन्छ भने सानोतिनो विषयहरू जुन चाहिँ अब नगद रकमहरू विभिन्न किसिमले कारणले गर्दा हामीले असुल उपहार गर्न सक्दैनौँ, त्यो अवस्थामा मिना गर्न मिना भनेको छुट गर्नुपर्ने एउटा समिति व्यवस्था छ। जस्तै मिना दिनु परेमा 3 लाख रुपियाँसम्म सम्बन्धित मन्त्रालयकै सचिवले निर्णय गरेर मिना दिन सकिने, र 3 लाखदेखि 5 लाख रुपियाँसम्म भयो भने यो समितिको सिफारिसमा सम्बन्धित मन्त्रालयले दिन्छ भने 5 लाखभन्दा माथिको केसमा चाहिँ यो समितिको सिफारिसमा मन्त्री परिषदले हजुरको मिना दिन सक्छ र मिनाबाट पनि बेरोजु फर्चुट हुनसक्छ। जस्तै कसैको असुल उपहार गर्नुपर्ने बेरोजु छ, र कुनै अवस्थामा मन्त्रालयको सचिवबाट अथवा समितिको सिफारिसमा मन्त्रालयबाट अथवा समितिको सिफारिसमा मन्त्री परिषदबाट मिना भयो भने त्यो बेरोजगारहरू स्वतः फर्जद हुने व्यवस्था छ। अनि यी व्यवस्थाको यदि यदि व्यवस्थाले हामीले बेरोजगार फर्सदहरू भएको देख्छौँ जस्तोहरूको म यसलाई फेरि सम्भव गरेँ। बेरोजगार फर्सदमा हाम्रा नीतिगत र संस्थागत व्यवस्था हामी देख्यौँ। नीतिगत व्यवस्थामा हामीसँग आर्थिक कार्यविधि ऐन नियमावली प्रदेश आर्थिक कार्यविधि ऐन रहेछ, हामीसँग स्थानीय सरकार संचार रहेछ, संस्थागत व्यवस्थामा लेखा परीक्षण समिति रहेछ होइन, त्यसै गरेर हजुरको मिना समिति, बेरोजगार फर्सद समिति, बेरोजगार फर्सद अनुगमन मूल्याङ्कन समिति हो, यो मार्फत बेरोजगार फर्सद हुँदैछ। बेरोजगार फर्सद असुल गर्नुपर्ने बेरोजगार असुल गर्नु पर् असुल गरेरै अथवा मिना गरेर पनि हुँदो रहेछ होइन, त्यसै गरी नियमित गर्नुपर्ने बेरोजु मन्त्रालयको सचिव मार्फत मिना नियमित गरेर अथवा लेखा समितिमा छलफल भएर पनि हुँदो रहेछ, अथवा समितिबाट फर्सद गरेर बेरोजु फर्स समितिबाट फर्सद गरेर हुँदो रहेछ भने हामीलाई यी व्यवस्थाहरू छन्। कहिले काहीँ क्वेसन कस्तो हुनसक्छ भने बेरोजु फर्सद सम्बन्धी विद्यमान व्यवस्था उल्लेख गर्दै भन्यो भने हजुरले बेरोजु फर्सदका यी व्यवस्थाहरू लेख्नु पर्यो, नीतिगत व्यवस्था, कानुनी व्यवस्था र संस्थागत व्यवस्था भनेर हजुरले लेख्नु पर्यो र व्यवस्था उल्लेख गर्दै बेरोजु बन्नुका कारणहरू लेख्नुहोस् भन्ने क्वेसन चाहिँ आउन सक्छ। विगतमा लेखाको उपसचिवलाई त्यस्तो प्रकृतिको क्वेसन पनि आएको देखिएको छ। पहिला लेखाको चाहिँ उपसचिवमा यो क्वेसन आएको छ भने बेरोजु फर्सदको त्यो व्यवस्थाहरू हामीले ख्याल गरौँ। अब यसपछि हजुरको सङ्घ प्रदेश स्थानीय तहको लेखा परीक्षण को बारेमा थोरै कुरा गरौँ र सार्वजनिक संस्थानको लेखा यही चुङ्यौँ। जस्तै हजुरको यसमा हामीले सङ्घ प्रदेश स्थानीय तहको लेखा परीक्षण भन्दाखेरि एकदम त्यति धेरै लामो होइन, यो टपिक एकदम सर्टली तपाईँले चुङ गर्न सक्नुहुन्छ। यहाँ भन्न खोजेको के हो भन्नु छ भने यो टपिकले भन्न खोजेको चाहिँ लेखा परीक्षण भनेको के हो, स्थानीय तहको लेखा परीक्षण भने के हो, प्रदेश तहको लेखा परीक्षण भने के हो भन्ने खालको होइन। जुन हामीले हिजोकै क्लासमा पढिसकेका छौँ लेखा परीक्षण भनेको के हो, लेखा परीक्षणका सिद्धान्त के हुन्, लेखा परीक्षणको उद्देश्य के हो, आन्तरिक अन्तिम लेखा परीक्षण के भिन्नता छ भने जुन हामी पढ्यौँ, हजुरको सङ्घ प्रदेश स्थानीय तिनै तहको लेखा परीक्षणमा एउटै परिभाषा हो, लेखा परीक्षण सेम हो, सिद्धान्त एउटै हुन्छ। सङ्घ प्रदेश स्थानीय तहको लेखा परीक्षण सिद्धान्त एउटै हो र सँगसँगै यी तह यी चाहिँ जुन निकायहरू छन् यी निकायहरूको लेखा परीक्षण गर्दा महालेखा परीक्षकले अन्तिम लेखा परीक्षण गर्ने व्यवस्था छ। तपाईँले यो टपिकले भन्न खोजेको के भने सङ्घीय प्रदेश स्थानीय तहको लेखा परीक्षण सम्बन्धी विद्यमान हाम्रो कानुनी व्यवस्थाको बारेमा जानकारी दिन खोजिएको हो। जस्तै सङ्घको हामी यही लेखा परीक्षण सम्बन्धी व्यवस्थाहरूको बारेमा जस्तै संस्थाको लेखा परीक्षण कसरी हुन्छ, कुन कुन व्यवस्था छ भन्ने कुरा हामी हेरौँ। यो सिद्धान्त त हजुरको हामी हेरिसकेका छौँ, अर्थ हेरिसकेका छौँ, लेखा परीक्षण भनेको के हो, सङ्घ प्रदेश स्थानीय तहको अर्थ यहाँ जरुरी छैन, हामीले जस्ट के लेखा परीक्षण सम्बन्धी व्यवस्थाको बारेमा चर्चा यो टपिकमा गरौँ। जस्तै हजुरको सुरुमा कुरा गरौँ, तपाईँ हामी संविधानहरू अहिले वर्तमान संविधानहरू भने धारा 241 के भन्छ त, लेखा परीक्षण सम्बन्धी व्यवस्था के गरेको छ त भन्दा सङ्घ प्रदेश स्थानीय तहको भन्दा राष्ट्रिय उपराष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, सङ्घीय संसद, प्रदेश सभा, प्रदेश सरकार, स्थानीय तह, समुदाय निकाय वसोको कार्यालय, अदालत, मानिय निर्वाचन कार्यालय र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायत सबै सङ्घीय प्रदेश सरकारी कार्यालय लेखा कानुन बमोजिम नियमितता, मितव्ययता, कार्यदक्षता, प्रगति, औचित्य समयको विचार गरी महालेखा परीक्षकबाट लेखा परीक्षण हुने व्यवस्था छ। हेर्नु है त, भनेको सबै सङ्घ प्रदेश स्थानीय तह, सङ्घ प्रदेश स्थानीय तिनै तहको नियमिका प्र नियमितता, मितव्ययता, कार्यदक्षता र औचित्य समयको विचार गरी महालेखा परीक्षकबाट लेखा परीक्षण हुने व्यवस्था स्पष्ट रूपमा गरिएको छ। र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व 76 सङ्घीय कार्यालयहरूमा आन्तरिक लेखा परीक्षण, महालेखा यन्त्रकारले मातहतका पुस्तकालय लेखन यन्त्रकारले गर्ने व्यवस्था छ भनेको सङ्घीय कार्यालय कसले गर्दछ रहेछ त आन्तरिक परीक्षण भन्दा कोष तथा लेखा यन्त्रकारले गर्दो रहेछन्। अन्तिम लेखा परीक्षण महालेखा परीक्षण भयो भने व्यवस्था छ भनेको आर्थिक कार्य वित्तीय उत्तरदायित्व ऐनले पनि यही लेखा परीक्षण कसरी हुन्छ भन्ने कुरा गर्यो। आन्तरिक लेखा परीक्षण कोष तथा लेखा यन्त्रकारले मार्फत हुन्छ, अन्तिम लेखा परीक्षण महालेखा परीक्षणबाट हुन्छ सङ्घीयको। सोही कानुन अनुसार आन्तरिक लेखा परीक्षणबाट देखिएका बेरोजहरू अन्तिम लेखा परीक्षण हुँदासम्म फर्सद गरिसक्नुपर्छ र अन्तिम लेखा परीक्षणको प्रतिवेदन प्राप्त भएपछि आन्तरिक लेखा परीक्षण प्रतिवेदन स्वत मान्य हुने व्यवस्था रहेको छ। हेर्नुहोस् त के रहेछ व्यवस्था त भन्दा सङ्घीय कार्यालयहरूमा आन्तरिक लेखा परीक्षण हुन्छ, तिन तिन महिनामै हुन्छ, कोले निकाले गर्छन्, कोले निकाले गरिसकेपछि रिपोर्ट दिन्छन्, ती बेरोजहरू अन्तिम लेखा परीक्षणलाई पेस गर्नु पर्यो र के फर्चुर गर्नु पर्यो, फर्चुर हुन नसकेको अन्तिम लेखा परीक्षणसम्म अन्तिम लेखा परीक्षण पेस गर्नु पर्यो, उसले आफ्नो रिपोर्टमा राखेपछि आन्तरिक लेखा परीक्षण स्वतः क्यान्सिल हुन्छ। त्यस्तै हजुरको अब लेखा परीक्षण एन 75 स्थानीय तहको बारेमा केही कुराहरू गरेको छ। स्थानीय तहको लेखा परीक्षणको बारेमा हाम्रो संविधानमा त्यति क्लियर छैन, डिटेल छैन, र स्थानीय सरकार सञ्चार ऐनमा पनि यति डिटेल छैन कि हामीले लेखा परीक्षण ऐनको बेस लिनुपर्छ। प्रत्येक गाउँपालिका नगरपालिकाले महालेखा परीक्षकबाट लेखा परीक्षण गराउनु पर्ने, महालेखा परीक्षकले प्रत्येक गाउँपालिका नगरपालिकाको लेखा परीक्षण सम्पन्न गरेपछि अलग अलग लेखा परीक्षण प्रतिवेदन जारी गर्न सक्ने, र त्यो लेखा परीक्षण चाहिँ सम्बन्धित गाउँपालिका नगरपालिका स्थानीय तहको प्रचलित कानुन गाउँसभा नगरसभा पेस गरी छलफल गर्नुपर्ने व्यवस्था छ भनेको सङ्घीय कार्यालयमा। म फेरि भयो अगाडि कि सङ्घीय कार्यालयमा के छ त भन्दा महालेखा परीक्षकले अन्तिम लेखा परीक्षण गर्ने, आन्तरिक लेखा परीक्षण कोष तथा लेखा कार्यालयले गर्ने, आन्तरिक लेखा परीक्षणको रिपोर्ट हरेक कार्तिक उसमा कार्तिक महिनामा चाहिँ अर्थ मन्त्री समक्ष पेस हुने भनेर अघि हेरेका थियौँ होइन। अन्तिम लेखा परीक्षण रिपोर्ट महालेखा परीक्षक मार्फत राष्ट्रपति समक्ष पेस। त्यस्तै स्थानीय तहमा के रहेछ त भन्दा स्थानीय तहको लेखा परीक्षण अन्तिम लेखा परीक्षण महालेखा परीक्षकबाट हुने, आन्तरिक लेखा परीक्षण त स्थानीय तहको आफ्नै आन्तरिक लेखा परीक्षकले गर्ने, आन्तरिक लेखा परीक्षण शाखाले गर्ने व्यवस्था हामी भनिसकेका छौँ भने त्यो जुन महालेखा परीक्षकले गरेको रिपोर्ट दिएको रिपोर्टहरू सम्बन्धित स्थानीय तहले गाउँसभा गाउँपालिका भने गाउँसभामा, नगरपालिका भने नगरसभामा पेस गरी छलफल गर्नुपर्ने भन्दा हाम्रो लेखा परीक्षण सम्बन्धी व्यवस्था रहेको छ। सँगसँगै प्रदेश सम्बन्धी यही लेखा परीक्षण यिनले के भन्छ भने महालेखा परीक्षकले प्रत्येक प्रदेशको काम कारवाहीको अलग अलग लेखा परीक्षण वार्षिक बजेट तयार गरी प्रदेश प्रमुखसँग पेस गर्छ र प्रदेश प्रमुखले चाहिँ त्यो रिपोर्टहरू कहाँ मुख्यमन्त्री मार्फत प्रदेश सभामा पेस हुने व्यवस्था रहेको छ। यसरी प्रदेश सभामा हजुरको महालेखा परीक्षकको रिपोर्ट पेस हुँदो रहेछ। त्यस्तै स्थानीय सरकार सञ्चार ऐन 2074 दफा 77 लेखा परीक्षण सम्बन्धी व्यवस्था के छ त भन्दा स्थानीय तहले आफ्नो आय तथा व्ययको अन्तिम लेखा परीक्षण महालेखा परीक्षकले गराउनु पर्ने, स्थानीय तहले कानुन बनाउँदै आफ्नो आय व्ययको आन्तरिक लेखा परीक्षण गराउनु पर्ने, आन्तरिक लेखा परीक्षण औलाएको कैफियतहरू अन्तिम लेखा परीक्षण नगरी सम्प्रेषण गराउनु पर्ने भनेको हटाउनु पर्ने, र आन्तरिक लेखा परीक्षणको एक प्रति अन्तिम लेखा परीक्षणले खटिने डोर महालेखा परीक्षण तोकेको व्यक्तिलाई निकालेर उपलब्ध गर्नुपर्ने, र सातैवटै प्रदेशमा जारी भएको आर्थिक कार्यविधिमा प्रदेशको आन्तरिक लेखा परीक्षण प्रदेश लेखा नियन्त्रणबाट हुने व्यवस्था छ भने अन्तिम लेखा परीक्षण महालेखा परीक्षणबाट हुने व्यवस्था छ। यहाँ म हजुरहरूलाई समराइज गरेँ, जस्तै सङ्घ प्रदेश स्थानीय तहको लेखा परीक्षण सम्बन्धी व्यवस्था भन्यो भने हजुरले कसरी लेख्नु पर्दो रहेछ त भन्दा सङ्घीय कार्यालयको लेखा परीक्षण गर्न हामीलाई कुन कुन नीतिगत र संस्थागत व्यवस्था रहेछ नि त भन्दा संविधान रहेछ, पहिला सङ्घीय कार्यालय र प्रदेशको कुरा गरौँ, संविधान रहेछ, आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व ऐन रहेछ, प्रदेश आर्थिक कार्यविधि ऐन रहेछ। होइन त यो तिनवटा व्यवस्थाले के भनेको छ भने सङ्घ र प्रदेशको लेखा परीक्षण कसरी हुन्छ भन्ने कुरा कानुन व्यवस्था त्यहाँ देखिन्छ। स्थानीय तहको केसमा के रहेछ त भन्दा पहिला हामी के कुरा गऱ्यौँ, संविधानकै कुरा छ, स्थानीय तहमा त्यहाँ छ स्थानीय तहको लेखा परीक्षण महालेखा परीक्षण हुने व्यवस्था छ। त्यसै गरेर आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व जुन सङ्घीय छ त्यसमा पनि स्थानीय तहको कुराहरू उल्लेख गरेको छ लेखा परीक्षण कुराहरू। र सँगसँगै अर्को स्थानीय सरकार सञ्चालन 2074 यो पनि स्थानीय तहको लेखा परीक्षणलाई व्यवस्था छ, र सँगसँगै लेखा परीक्षण 2075 पनि हामीले यसमा जोड्न सक्छौँ। सन् प्रदेश र स्थानीय तहको लेखा परीक्षण सम्बन्धी व्यवस्थामा यसरी हामीले जोडेर यो व्यवस्थाहरूलाई उल्लेख गर्नुपर्ने हुन्छ। यसमा लेखा परीक्षण कसरी गरिन्छ, लेखा परीक्षण हेर्दा के हेरिन्छ भन्ने कुरा महालेखा परीक्षणको टपिकमा हामी पढ्छौँ। परीक्षण गर्नुपर्ने विषय त्यता हेरौँला, यहाँ त्यति सान्दर्भिक हुँदैन, यहाँ त जस्ट व्यवस्थाहरूलाई खोजिरहेको छ यसमा यो टपिकले। त्यसलाई सारांश भन्दा नेपालमा सन् 7 प्रदेश एवं 753 स्थानीय तहको अन्तिम लेखा परीक्षण महालेखा परीक्षकबाट हुने भनेर क्लियर हो। सन् 7 प्रदेश र 753 जुन स्थानीय तह छन् यी सबैको अन्तिम लेखा परीक्षण महालेखा परीक्षक हुने। सङ्घीय कार्यालयहरूको आन्तरिक लेखा परीक्षण कोष तथा लेखा नियन्त्रण कार्यालयबाट हुने। प्रदेश कार्यालयहरूको आन्तरिक लेखा परीक्षण प्रदेश लेखा नियन्त्रण कार्यालयले गर्ने र स्थानीय तहको स्थानीय तहकै आन्तरिक लेखा आन्तरिक लेखा परीक्षणले गर्ने व्यवस्था रहेको देखिन्छ भनेर यिनै कुरालाई हजुरले यदि एक्जाममा सङ्घ प्रदेश र स्थानीय तहको सम्बन्धी लेखा परीक्षण सम्बन्धी कानुनी व्यवस्थाहरूको बारेमा उल्लेख गर्नुहोस् भन्ने खालको क्वेसन आएन, हजुरले यो कुरा मिलाएर लेख्नु पर्यो। सङ्घीय म फेरि रिपिट गरेँ, संविधान छुट्नु भएन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन छुट्नु भएन, त्यसै गरेर प्रदेश आर्थिक कार्यविधि ऐनहरू भनेर लेख्नु पर्यो, स्थानीय सरकार संशोधन 2074 कुरा लेख्नु पर्यो र लेखा परीक्षण 75 कुरा लेखेर त्यसरी चाहिँ हजुरको के गर्नु पर्ने लेखा परीक्षण सम्बन्धी व्यवस्था भएका सङ्घ प्रदेश स्थानीय तहको यसरी गर्ने व्यवस्था छ भन्दा हजुरहरूले गर्नु पर्यो। र बेरुज फर्सुलको व्यवस्था जुन अघि भन्यो करिब सबैमा सङ्घ प्रदेश स्थानीय तिनै तहमा बेरुज फर्सुलको व्यवस्था सेम हुन्छ। असुल गर्नुपर्ने असुल गरेर, नियमित गर्नुपर्ने नियमित गरेर, स्वधना लिनुपर्ने स्वधना लिएर, यी सबैको एउटै प्रक्रिया हुन्छ। त्यसरी हामीले के भने सङ्घ प्रदेश स्थानीय तहको लेखा परीक्षण सम्बन्धी व्यवस्था भनेर हामी यसरी कुरा गरौँ। अब यहाँ फेरि कस्तो भने कतिपय हजुरलाई कन्फ्युज हुनसक्छ, र प्रदेशको कुन प्रदेशको कति बेरुजु, स्थानीय तहको कसको कति बेरुजु भनेर हेर्न थाल्नुभयो भने यो टपिक त्यो होइन, यसरी यसलाई बेसी नलिनु होला। अब यसो चाहिँहरूको सार्वजनिक संस्थानको लेखा परीक्षणको कुरा गरौँ। सार्वजनिक संस्थान जुन हाम्रा मैले हिजो पनि थोरै भनेको थिएँ दुई प्रकृतिको, एउटा पूर्ण स्वामित्व भएको सङ्गठित संस्था र सङ्गठित संस्था अधिकांश स्वामित्व भयो। जस्तै नेपालको संविधानको धारा 241 दुई पढ्नुभयो भने, उपधारा 2 पढ्नुभयो भने त्यहाँ सार्वजनिक संस्थानको लेखा परीक्षणको व्यवस्थाहरूले पाउनुहुन्छ। भनेको सार्वजनिक संस्थानको लेखा परीक्षण सम्बन्धी हाम्रो नीतिगत कानुनी व्यवस्था के छ त भन्न खोजेको एउटा विषय। र यो यसमा हेर्नुभयो भने पूर्ण स्वामित्व भएको सार्वजनिक संस्था भनेको नेपाल सरकारको सबै स्वामित्व भएको संस्था भने बुझौँ। उदाहरणको लागि नेपाल वायु सेवा निगम, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल विद्युत प्राधिकरण, यसमा हेर्नु त नेपाल सरकारको पूर्ण स्वामित्व छ, 100% जायदादमा नेपाल सरकारको स्वामित्व छ। अर्को सङ्गठित संस्था भनेको 50%भन्दा बढी सेयर जायदादमा नेपाल सरकारको चाहिँ स्वामित्व भएको भन्छ। उदाहरणको लागि नेपाल ब्याङ्क लिमिटेड, नागरिक लगानी कोष, र पब्लिकको सेयर पनि हेर्नु होला त नेप्सीमा कारोबार भएको देख्नुहुन्छ, कृषि विकास ब्याङ्क हो। यो दुई प्रकृतिको संस्था छ, संस्थान छ हामीसँग हो। यो दुई प्रकृतिको संस्थानको लेखा परीक्षण सम्बन्धी व्यवस्था के छ त, कसरी हुन्छ नेपालमा लेखा परीक्षण भन्न खोजेको यो टपिकले लेखा परीक्षण सम्बन्धी तिनै कानुनी व्यवस्थाको कुरा गर्छौँ। जस्तो हजुरको पूर्ण स्वामित्व भएको सार्वजनिक संस्थानमा त संविधानमा व्यवस्था छैन, हजुरको हेर्नु भने संविधानले केही पनि बोल्दैन। तर यसलाई केले बोलेको छ त भन्दा सम्बन्धित संस्थाको कानुनले पनि बोलेको छ। तर हामीले बेस केमा लिनु पर्यो त भन्दा लेखा परीक्षण 75 बेस लिएर हामी बोल्नु पर्यो। भनेको नेपाल सरकारको पूर्ण स्वामित्व भएको सङ्गठित संस्थाको लेखा परीक्षण कसरी हुन्छ भन्ने कुराहरू लेखा परीक्षण 75 क्लियर गरिएको छ। यसमा यो जुन यहाँ 5 स्टेप छन् यसलाई स्टेप बाई स्टेप ख्याल गर्नु होला, कर्मशै यो आउँछ यहाँ लेख्नु पर्दा चाहिँ। जस्तै प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको पूर्ण स्वामित्व भएको सङ्गठित संस्थाले लेखा परीक्षण एसएम बाउजी महालेखा परीक्षकद्वारा हुने भन्न खोजेको पूर्ण स्वामित्व भएको सङ्गठित संस्थाको लेखा परीक्षण कसले गर्दो रहेछ महालेखा परीक्षकले गर्दोरहेछ। महालेखा परीक्षक कार्यालयबाट पूर्ण स्वामित्व भएको सङ्गठित संस्थाको लेखा परीक्षक हुन्छ भने अब पहिलो कन्डिसन महालेखा परीक्षकबाटै हुन्छ। यदि महालेखा परीक्षकले नभ्याउने भएमा हेर्नुहोस् है त के भनिन्छ कानुनले, महालेखा परीक्षकले लेखा परीक्षण गर्न नभ्याउने भयो भने नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट प्रमाणपत्र प्राप्त गरेका लेखा परीक्षकलाई सहायकको रूपमा नियुक्त गर्न सक्छ। दोस्रोहरूको उदाहरण पनि म दिन्छु अहिले विद्यमान है। एक नम्बर अनुसार जस्तै अहिले नेपाल वायु सेवा निगमको लेखा परीक्षण महालेखा परीक्षकबाटै भइरहेको छ। दुई नम्बरमा आउने महालेखा परीक्षक नभ्याउने भएमा लेखा परीक्षक नियुक्त गर्न सक्ने सहायकको रूपमा भन्दा विद्युत प्राधिकरणको लेखा परीक्षण गर्न सहायक चार्टर्ड एकाउन्टेन्ट नियुक्ति भएको छ। दोस्रो कन्डिसन है त, तेस्रो कन्डिसन हेरौँ कसरी लेखा परीक्षण व्यवस्था गरेको छ भने जुन नियुक्ति गरिएको लेखा परीक्षक हो महालेखा परीक्षक सहायकको रूपमा नियुक्ति भएको लेखा परीक्षकले महालेखा परीक्षकको निर्देशन निर्देश र नियन्त्रणमा नै काम गर्नुपर्छ। महालेखा परीक्षकै निर्देशनमा रहनु पर्यो, रेखदेख हुन्छ, नियन्त्रणमा रहेर काम गर्नुपर्छ र सहायकको रूपमा नियुक्त भएका लेखा परीक्षकको काम कर्तव्य अधिकार दायित्व निजहरूले लेखा परीक्षण गर्दा अपनाउनु पर्ने प्रक्रिया एवं प्रतिवेदन पेश गर्ने सम्बन्धी जस्ता महालेखा परीक्षक प्रतिबन्धित हुन्छ। प्रतिवेदन कसरी पेश गर्ने, लेखा परीक्षण गर्दा कस्तो खालको प्रोसिड्युर युज गर्ने, सबै महालेखा परीक्षकले आफ्नो सहायकलाई तोक्नुभयो। भनेको सहायक नियुक्ति भयो टोटल्ली जिम्मेवारी कसको रहेछ त महालेखा परीक्षकै रहेछ भन्ने बुझ्नु पर्यो। अर्को नियुक्ति लेखा परीक्षकले सम्बन्धित संस्थाबाट पाउने पारिश्रमिक, त्यस्तो संस्थाको आर्थिक कारोबारको लेखाको अवस्था, शाखा उपशाखा कार्यबोझ, कार्यप्रगति सबैको विचार गरी महालेखा परीक्षक तोकिदिएको हुनुहुन्छ। भनेको सार्वजनिक संस्थानको लेखा परीक्षणमा पूर्ण स्वामित्व भएको सार्वजनिक संस्थानको लेखा परीक्षण व्यवस्था के रहेछ त भन्दा महालेखा परीक्षकले गर्ने, महालेखा परीक्षकले नभ्याउने भएमा सहायक नियुक्ति गर्ने, महालेखा परीक्षक नियुक्त गरेको जुन लेखा परीक्षक छन् उनले महालेखा परीक्षकै निर्देशन लेख्दै नियन्त्रणमा रहे सबै सार्वजनिक संस्थानको लेखा परीक्षण हुन्छ र सहायकको रूपमा नियुक्त भएका लेखा परीक्षकको काम कर्तव्य अधिकार दायित्व लेखा परीक्षण गर्नुपर्ने अप्नाउनु पर्ने प्रक्रियाहरू प्रतिवेदन पेश गर्ने सबै व्यवस्था महालेखा परीक्षकले तोकिदिनेछन् र नियुक्ति भएका लेखा परीक्षकको पारिश्रमिक समेत महालेखा परीक्षकले तोकिदिएको हुँदो रहेछ भन्दा चाहिँ हाम्रो सार्वजनिक संस्थानको लेखा परीक्षणको एउटा पाठ हामी क्लियर गरौँ। पूर्ण स्वामित्व भएको सार्वजनिक संस्थानको लेखा परीक्षण कसरी हुँदो रहेछ भन्ने कुरा क्लियर गर्यौँ। महालेखा परीक्षकले गर्दोरहेछन्, नभ्याएमा सहायक नियुक्ति गर्दोरहेछन्, सहायक नियुक्ति गरे पनि ती सहायकले महालेखा परीक्षकका निर्देशन देख्दै नियन्त्रणमा रहे काम गर्दोरहेछन्। त्यो सहायकले लेखा काम कर्तव्य अधिकारहरू, सहायकको लेखा परीक्षण गर्दा हुनुपर्ने सबै खालका प्रोसिडियरहरू, रिपोर्ट कसरी पेस गर्ने, सबै कुरा महालेखा परीक्षकले तोकिदिएको हुँदो रहेछ। पारिश्रमिक पनि महालेखा परीक्षकले नै तोक्दोरहेछन्, कति लिने भने त्यो संस्थाबाट कति पारिश्रमिक पाउने भन्ने कुरा महालेखा परीक्षकले तोकिदिएको हुँदो रहेछ। अब यसमा पनि हजुरको जस्तो यो के अरे संस्थानहरूमा कतिपय यसो हजुरले त्यहाँ हेर्दाखेरि कस्तो भेट्नुहुन्छ भाइ, पुरा डिटेलली संस्थानहरूको कसले गराएको लेखा परीक्षण ए नभएको ऊ भएको रिपोर्टकै महालेखा परीक्षकै वार्षिक प्रतिवेदन सर तिनीहरूको सारेको देखिन्छ। यो हेडिङ भनेको त्यो भन्दा पनि जस्ट हजुरलाई के भन्न खोजेको भने लेखा परीक्षण कसरी भइरहेको छ त नेपाल सार्वजनिक संस्थानको भने लेखा परीक्षण कसरी भएको छ भन्ने कुराहरू, यो संस्थानका समस्या चुनौती त अर्को टपिक होला हजुरको त्यतातिर हेर्नु होला र यसमा चाहिँ स्पेसल अडिटमा फोकस हुनुहोला। अर्को हो यसमा अधिकांश स्वामित्व भएको संस्थाको लेखा परीक्षण सम्बन्धी व्यवस्था के छ त, संस्थान भनेको दुईवटा क्याटेगोरी रहेछन्, अधिकांश भनेको पूर्ण स्वामित्व कुरा अधिकांशमा के छ त भन्नुहुन्छ भने पहिला संवैधानिक व्यवस्था यहाँ छुटेको छ, यसमा संवैधानिक व्यवस्था जोड्नु पर्ला। नेपालको संविधानको धारा 242 को उपधारा दुईमा के भनेको छ भन्दा 50% वा बढी जारीता भएको सङ्गठित संस्थाको लेखा परीक्षण नियुक्त गर्दा महालेखा परीक्षकको परामर्श लिनुपर्ने। महालेखा परीक्षकले गर्ने भने होइन, क्लियर हुनुलाई, महालेखा परीक्षकले गर्ने भनेको होइन, महालेखा परीक्षकले परामर्श दिने भनेको है त, भनेको औ त्यो संवैधानिक व्यवस्था अब अर्को व्यवस्था के लेखौँ भने फेरि लेखौँ कि यहाँ भएको व्यवस्था लेखा परीक्षण ऐन 2075 अनुसार नेपाल सरकारको अधिकांश संयुक्तहरूको सङ्गठित संस्थाको लेखा परीक्षणमा निम्न व्यवस्था रहेको छ, भनेको महालेखा परीक्षकले तोकिदिएको सिद्धान्तको अधीनमा रही सङ्गठित संस्थाले लेखा परीक्षक नियुक्त गरी लेखा परीक्षण गराउन सक्छ। भनेको महालेखा परीक्षकको सिद्धान्त जुन सिद्धान्त छन् विभिन्न, त्यो सिद्धान्तमा रहेर चाहिँ सङ्गठित संस्था लेखा परीक्षक नियुक्ति गर्न सक्ने भयो। लेखा परीक्षकको नियुक्ति गर्दा महालेखा परीक्षकको परामर्श लिनु पर्यो। उदाहरणको लागि नेपाल टेलिकमले आफ्नो लेखा परीक्षण गर्नको लागि महालेखा परीक्षकले सर्टेन सिद्धान्त तोकेको छ, त्यो सिद्धान्तको अधीनमा रहेर भोलि लेखा परीक्षक नियुक्ति गर्न सक्छ, तर त्यो नियुक्ति गर्दा चाहिँ महालेखा परीक्षकको परामर्श चाहिँ लिनु पर्यो। तर महालेखा परीक्षक अडिट गर्ने भने चाहिँ होइन है, फेरि पनि म के गर्छु, नियुक्त भएको लेखा परीक्षकले प्रस्तुत गरेको प्रतिवेदनको एक प्रति सम्बन्धित सङ्गठित संस्थाले महालेखा परीक्षक कार्यालयमा समेत पठाउनु पर्ने छ, भनेको नेपाल टेलिकमको लेखा परीक्षण गरिसकेपछि जब त्यो अडिटरले रिपोर्ट त्यहाँ लेखा टेलिकममा दिन्छन् त्यो रिपोर्ट महालेखा परीक्षक कार्यालयमा टेलिकमले पठाइदिनु पर्यो, टेलिकमले महालेखा परीक्षक कार्यालयमा त्यो रिपोर्टहरू पठाइदिनु पर्यो। भनेको त्यसरी जुन रिपोर्टहरू आयो त्यो रिपोर्टहरूमा जुन संस्थाको लेखा सम्बन्धमा कुनै त्रुटि देखिएमा त्यो त्रुटि सम्बन्धमा महालेखा परीक्षक सम्बन्धित सङ्गठित संस्था लेखा परीक्षकले आवश्यक निर्देशन दिन सक्छ र त्यस्तो निर्देशन पालन गर्नु सम्बन्धित सङ्गठित संस्था लेखा परीक्षक कर्तव्य हुन्छ। भनेको रिपोर्ट चाहिँ आयो, महालेखा परीक्षकबाट रिपोर्ट अध्ययन हुने भयो, त्यो रिपोर्ट अध्ययन गरिसकेपछि त्यो रिपोर्टमा त्यो सङ्गठित संस्थाको लेखा सम्बन्धमा कुनै पनि त्रुटि देखियो भने त्यसलाई आवश्यक निर्देशन दिन सक्ने हो र त्यो निर्देशन चाहिँ पालना गर्नु पर्यो, सम्बन्धित सङ्गठित संस्था र लेखा परीक्षण पालना गर्नु पर्यो र प्रतिवेदनबाट औलाएका विषय वा उपदमा 4 दिएको निर्देशन सम्बन्धमा सम्बन्धित सङ्गठित संस्थाले महालेखा परीक्षक तोकिदिएको अवधिभित्र कार्यान्वयनको प्रगति विवरण समेत पेश गर्नुपर्छ भने, भनेको हजुरको के भयो त्यो रिपोर्ट कार्यान्वयन भयो कि भएन त, महालेखा परीक्षक जुन दिए त्यो कुराहरू कार्यान्वयन भयो कि भएन भन्ने कुरा पनि पेश गर्नु पर्यो। यसरी हेर्दा के रहेछ त व्यवस्था भन्दाखेरि लेखा परीक्षण सम्बन्धमा सार्वजनिक संस्थानको लेखा परीक्षण गर्दा दुईवटा कुराहरू रहेछन् होइन, एउटा भनेको पूर्ण स्वामित्व भएको सार्वजनिक संस्थानको लेखा परीक्षण, भनेको लेखा परीक्षण 75 अनुसार हामी त्यसलाई उसले गर्छौँ, त्यो भनेको महालेखा परीक्षकले गर्ने, नभएमा सहायकको रूपमा लेखा परीक्षक नियुक्त गर्ने, त्यो लेखा परीक्षकले महालेखा परीक्षकको रेखदेख र नियन्त्रणमा काम गर्नुपर्ने, निजको काम कर्तव्य अधिकार तोक्ने, पारिश्रमिक समेत तोक्ने जिम्मा महालेखा परीक्षकले रहेछ र अधिकांश स्वामित्व भएको सङ्गठित संस्था नेपालको संविधान अनुसार 50% भन्दा बढी जायदामा नेपालको संविधान अनुसार चाहिँ त्यो 50% भन्दा बढी जायदामा चाहिँ यो महालेखा परीक्षकले लेखा परीक्षण नगरेर परामर्श दिने काम गर्दोरहेछ भने यसरी हामीले यो लेखा परीक्षण सम्बन्धी सार्वजनिक संस्थानको व्यवस्था गर्न सक्छौँ। यो यो किसिमले हामी देख्न सक्छौँ र यसको क्वेसन कस्तो हुन्छ त भन्दा लेखा परीक्षणमा सार्वजनिक संस्थानको लेखा परीक्षण सम्बन्धमा भएका व्यवस्थाहरू उल्लेख गर्नुहोस् भन्ने किसिमले विगतको हामी प्रश्नहरू हेऱ्यौँ भने त्यो किसिमले सोधिएको देखिन्छ, नेपालमा सार्वजनिक संस्थानको लेखा परीक्षण सम्बन्धमा भएका व्यवस्थाहरू लेख्नुहोस् भनेको भएको व्यवस्थाहरूको हामी लेख्ने के त भन्दा नीतिगत र संस्थागत व्यवस्था लेख्ने। नीतिगत व्यवस्था भनेको अब यहाँ पनि हामीले के भन्यौँ संविधानबाटै ल्यायौँ, संविधान भन्यौँ, लेखा परीक्षण ऐन भन्यौँ, सम्बन्धित संस्थाका कानुन पनि हुन्छन् होइन, अब धेरै संस्थान भएको सबै इन्डिभिजुअल यहाँ भनिँदैन सकिँदैन, सम्बन्धित संस्था कानुन भन्न सकिन्छ। अब यहाँ जिज्ञासा भयो होला सम्बन्धित संस्थाको आन्तरिक लेखा परीक्षण चाहिँ कसले गर्छ त भन्दा सम्बन्धित संस्थाको आन्तरिक लेखा परीक्षण हजुरको सम्बन्धित संस्थाको आन्तरिक लेखा परीक्षण कसले गर्छ त भन्दा सम्बन्धित संस्थाकै आन्तरिक लेखा परीक्षण शाखा गठन भएको हुन्छ। जस्तै हजुरको उदाहरणको लागि नेपाल राष्ट्र ब्याङ्क, नेपाल राष्ट्र ब्याङ्कको आफ्नै इन्टरनल अडिट युनिट छ, नेपाल वायु सेवा निगम, नेपाल वायु सेवा निगमकै आफ्नै इन्टरनल अडिट युनिट छ। र यसरी हामीले के भने हजुरको इन्टरनल अडिट भनेको सम्बन्धित संस्थाले नै गर्छ र कतिपय सार्वजनिक संस्थाको इन्टरनल अडिट युनिट रहन्छ भने नियुक्ति गर्नुहुन्छ उहाँले आन्तरिक लेखा परीक्षक, नियुक्ति गरेर नियुक्ति गरिएको लेखा परीक्षकबाट आन्तरिक आवेशन गर्ने गरेको देखिन्छ। अनि यसरी हामीले के भने आन्तरिक यहाँ एउटा जिज्ञासा आएको छ, 97% 76 हो कि 77 भन्ने छ। अब यो 76 नभए 77 किन भयो, 77 किन भयो भन्नुहुन्छ भने हामीले जहिले पनि महालेखा परीक्षक रिपोर्ट चैतमा पेस हुन्थ्यो, यो वर्ष कोरोना महामारीको कारणले गर्दा कोभिडको कारणले असारमा पेस भयो, त्यो असारमा पेस भएको हुनाले वर्ष चाहिँ 77 भनेर राखियो दिन, किन असारमा असारको 31 गति पेस भएको छ, त्यो भएर त्यहाँ असारमा पेस भएको हो होइन, यसमा त्यो भएर 77 भनेको हो रिपोर्टमा। अर्को हजुरको यो एकजना साथीले सोध्नुभयो सार्वजनिक संस्थान किन बेरुजु देखिएन भन्ने कुरा आयो, यसमा बेरुजु नदेखिनुको कारण के भन्नुहुन्छ भने सार्वजनिक संस्थानहरूमा बेरुजु अङ्क भने हामी त्यहाँ उल्लेख गर्दैनौँ, त्यो बेरुजु फर्सुसँग अर्कै व्यवस्था रहेको छ, त्यहाँ लेखा प्रणाली पनि फरक हुन्छ। जस्तै हजुरको यता सरकारी निकायहरूमा सरकारी निकायहरूमा हजुरको चाहिँ नगदमा आधार लेखा प्रणाली हुन्छ, सार्वजनिक संस्थानहरूमा अधिकांशमा पूर्वी लेखा प्रणाली भएको हुनाले त्यहाँ चाहिँ हामीले हजुरको के भने बेरुजुहरू ठ्याक्कै यदि बेरुजु भन्ने रकममा चाहिँ उल्लेख भएको हुँदैन, त्यो त्यहाँ चाहिँ नदेखिएको है त। यही बेरुजु भन्नुभएको शिवरी दाहालले चाहिँ कुन चार्ट हो, यो चार्ट भन्नुभयो क्या अझै अगाडिको, अब यहाँनिर लगतिर छैन एक्ज्याक्ट इङ्ग्लिस ट्रान्सलेसन भन्नुहुन्छ, त्यो लगतिर लगती भनेको रेकर्डेड भयो, सैद्धान्तिक भनेको थ्योरिटिकल भनेर भनौँ, थ्योरिटिकल यसमा केही छैन, थ्योरिटिकल भनेको इन्टर्नल कन्ट्रोललाई व्यवस्थित गर्नको लागि थ्योरिटिकलहरू लेखिन्छ, बेरुजुहरू थ्योरिटिकल एरहरू औलाइन्छ। जस्तै त्यो भनेको के भने प्रचलित ऐन कानुन नीति नियमले गरेका व्यवस्थाहरू, प्रचलित ऐन कानुन नीति नियमले गरेका व्यवस्थाहरू परोपकारी रूपमा पालना हुन नसकेको केसहरू चाहिँ हामीले औलाउने हुनाले त्यसमा चाहिँ हजुरको त्यस्तो भएको हो होइन, त्यो भएर यसलाई चाहिँ केही भन्दा हुन्छ। अर्को हजुरको यो अगाडिको पहिलो स्लाइड भनेको जस्तै बेरुजुको वर्गीकरण भनेको तपाईँले एकैछिन है त, यो हो सर, यो जिम्मेवारी नसारेको र शोध भर नलिएकोलाई इङ्ग्लिसमा ठ्याक्कै के भन्ने सर? यसो शोध गर्न नलेकोलाई रिम्बर्समेन्ट नआएको भन्नु पर्यो होइन, रिम्बर्समेन्ट भन्छ, रिम्बर्समेन्ट नट रिसिभ गर्न पाइन्छ फिगर भन्नु, अनि यो जिम्मेवारी नसारेकोलाई क्युमुलेटिभ फिगर, क्युमुलेटिभ CUMULITIVE क्युमुलेटिभ फिगर, नट ट्रान्सफर भन्ने, नट ट्रान्सफर हजुर, क्युमुलेटिभ फिगर नट ट्रान्सफर भन्नु हुन्छ। अब यहाँ स्थानीय तहको लेखा उत्तर अधिकृत भन्ने कुरा आयो, स्थानीय तहको यस्तो छ है, म हजुरलाई के भनौँ भने स्थानीय तहको लेखा उत्तर अधिकृत बेसिकल्ली कुनै कारणमा ठ्याक्कै चाहिँ उल्लेख भएको चाहिँ छैन, तैपनि अब हामीले नमुना कानुनहरूले बेस लियौँ भने त्यो अनुसार कानुन चाहिँ बन्नु पर्ने अहिलेसम्म बनाएको छैन। लेखा उत्तर अधिकृत भनेर बेसिकल्ली सहायतामा परम प्रशासकीय अधिकृतलाई नै हामी बुझ्नुपर्छ, परम अर्को साथीले सोध्नु भएको छ लेख अवस्था के बारे भन्नुभएको छ, सिद्धान्तको प्रयोग त हामी भन्ने हिजो पनि भनेका थियौँ जुन सुधार गर्नुपर्ने क्षेत्रमा केही कुरा गरेका थियौँ, जस्तै स्वतन्त्रता वस्तुनिष्ठता यी सिद्धान्तहरूको प्रयोगको अवस्था जुन हामीले हेऱ्यौँ भने त्यहाँ सुधार गर्नुपर्ने कुराहरू एकपल्ट हेर्नु होला, त्यहाँ पनि भनेको छ जस्तै कतिपय कुरा स्वतन्त्र रूपमा गर्नुपर्ने लेखा परीक्षण वास्तवमा स्वतन्त्र रूपमा भइरहेको छ, महालेखा परीक्षकले स्वतन्त्र अस्तित्व गरेको छ, जुन रूपमा स्वतन्त्र हुनुपर्ने होला त्यो रूपमा हुन सकेको छैन। सिद्धान्त के हो त भन्दा लेखा परीक्षण गर्ने जुन लेखा परीक्षण गर्ने संस्था र त्यहाँ कार्यरत जनशक्ति दुवै स्वतन्त्र हुनुपर्छ भन्छ कि, स्वतन्त्र जस्तो संस्था त्यो व्यक्तिले भनेर भएन कि पब्लिकले पनि यो निकाय स्वतन्त्र छ भनेर महसुस गरेको हुनुपर्छ, सिद्धान्त त भनेको पब्लिकले पनि त्यो कुरा महसुस गरेको हुनुपर्छ, स्वतन्त्रता केही रूपमा चाहिँ त्यहाँ कमजोर रहेको देखिन्छ, जस्तै वित्तीय रूपमा भन्नुहोस् होइन, वित्तीय रूपमा भनौँ, त्यसै गरी प्रशासनिक रूपमा भनौँ, यो रूपमा चाहिँ त्यति धेरै स्वतन्त्रताहरू त्यहाँ देखिँदैन नेपालको सन्दर्भमा। अर्को जस्तो गोपनीयताको सिद्धान्त पूर्ण रूपमै पालना छ, लेखापछि लेखापछि गरिसकेपछि गोपनीयता, अर्को व्यावसायिक दक्षताको सिद्धान्त भनेका छौँ, व्यवसायिक दक्षताको सिद्धान्तमा हेर्नुभयो भने हो, अहिले पनि जस्तै सबै त्यहाँ सबै मल्टिडिसिप्लिनरी जनशक्तिहरू अहिले पनि महालेखा परीक्षक कार्यालयमा छैन। एउटा कमर्स पढेकै व्यक्ति त्यहाँ भित्राइन्छ, कमर्स पढेकै व्यक्ति सबै कुरा बुझ्ने भन्ने हुँदैन। अरूको कृषि विज्ञ पनि वै, डक्टर पनि वै, पशु विज्ञ पनि वै, होइन इन्जिनियर पनि वै, ओभरसियर पनि वै, त्योभन्दा पनि मल्टिडिसिप्लिनरी हुनुपर्छ। त्यो खालको चाहिँ दक्षता चाहिँ निकायमा छैन भन्न सक्छौँ हामी। पेसागत दक्षताको पेसागत आचरणको सिद्धान्त कहिले काहीँ कुराहरू उठिरहेको छ। अब त्यसमा जुन हामी भन्छौँ नलेख्नु पर्ने कुराहरू लेखिएको, लेख्नै नपर्ने कुराहरू रिपोर्टमा लेखिएको, रिपोर्टमा एकरूपता नभएको कुराहरू स्ट्यान्डर्ड प्रिन्सिपललाई हामी भन्न सक्छौँ। अब अडिट भएको छ, लेखा परीक्षण भएको छ, लेखा परीक्षण हुने क्रममा कतिपयहरू सिद्धान्तहरू मेल नखाएको। तर यो स्थानीय तहमा एउटा क्वेशन आएको थियो, हजुर सुरुमा नि भन्नुभयो, त्यो स्थानीय तहमा चाहिँ स्पेसिफिक भर लेख्दाखेरि स्थानीय तहमा बेरोजगार बढ्नुको कारण के हो? ठिक छ, स्थानीय तहमा